अन्तिममा खण्ड घरमा हामी प्रवेश गर्छौँ, खण्ड घरमा प्रवेश गर्दा एकदम लतरपतर हुने, एकदमै समयको अभाव हुने, एकदम रसमा लेख्नुपर्ने, अक्षर पनि त्यस्तै भाताभुङ्गा हुने टाइपको हुन्छ। तर तपाईँले समय सुनदेखि समयलाई अलिक विचार गरेर लेख्नु भने यो खण्ड राम्रो गर्न सकिन्छ, किन यो खण्ड अरू खण्ड जस्तो त्यति गाह्रो छैन, एकदम इजी खण्ड छ, एकदम सजिलो खण्ड छ। यसमा चाहिँ अलिकति वातावरणका विषयहरू, वातावरणसँग सम्बन्धित ऐन कानुनहरू तपाईँले अहिलेदेखि तपाईँहरू म याद गराउँछु होइन, के ऐन कानुनहरू छन्, के कस्ता व्यवस्थाहरू, संस्थागत व्यवस्था के छन्, त्यसै कानुनी संस्थागत व्यवस्था, त्यसै गरेर अन्य व्यवस्थाहरू, विभिन्न सन्धि महासन्धिहरू भएका हुन्छन् होइन, यी कुराहरू तपाईँले टु द पोइन्टमा याद गर्नु। तपाईँले हरेक टपिक पढ्दाखेरि के कुरा याद गर्नु पर्ला भन्दाखेरि, एउटा त तपाईँले परिचय खण्ड एकदम वाट त जान्नै पऱ्यो। हेर्नुहोस् यो वाट भन्ने चाहिँ तपाईँलाई अवधारणा अथवा यसको परिभाषा, यो चाहिँ हरेक टपिकमा तपाईँले जान्नुपर्छ र सक्नुहुन्छ भने एउटा एउटा एउटा चाहिँ तपाईँको परिचय चाहिँ परिचय खण्डमा परिभाषा, म यो टपिक आयो भने यो परिभाषा लेख्छु भनेर एउटा चाहिँ बनाउनु भयो हुन्छ है, हरेक टपिकको त्यो काम लाग्छ क्या। किनभने जैवविधताको बारेमा आयो, पारिस्थितिक प्रणालीको बारेमा आयो भने तपाईँ एक लाइन त्यसलाई डिफाइन गर्नुपर्ने हुन्छ, त्यसमा हरेक टपिकको परिचय खण्डमा एउटा परिभाषा बनाउनुहोस् है, परिभाषा थाहा पाउनुहोस्। अर्को तपाईँले महत्त्व, आवश्यकता, औचित्यता, फाइदाहरू पनि हुन्छन् वातावरण क्षेत्रमा, फाइदा होइन यस्ता कुराहरू हुन्छन्, तपाईँले यो कुरा पनि याद गर्नुपर्ने हुन्छ, महत्त्व, आवश्यकता, औचित्य, फाइदा, यी विषयमा जानकारी राख्नुपर्छ। तेस्रो कुरा चाहिँ यो कुनै पनि विषयको सन्दर्भमा हेर्नु छ भने नेपालमा भएका व्यवस्थाहरू जान्नुपर्छ, नेपालमा भएका व्यवस्थाहरू के छन्, व्यवस्थाहरू यो चाहिँ व्यवस्थाहरूमा सबैभन्दा पहिला संवैधानिक व्यवस्था हुन्छ, संवैधानिक व्यवस्थामा जानु पर्ला, संविधानले के कुराहरू चाहिँ भन्छ, संविधानमा कहाँ कहाँ त्यो कुराहरूलाई एड्रेस गरेको छ, संवैधानिक व्यवस्थामा जानुपर्छ। अर्को कानुनी तथा नीतिगत व्यवस्थामा जानुपर्छ, कानुनी तथा नीतिगत व्यवस्था के कस्ता छन् त्यो हामीले जान्नै पर्छ। तेस्रो कुरा संस्थागत व्यवस्थाहरू के छन्, संस्थागत व्यवस्थामा मन्त्रालयहरू, विभागहरू होइन यी कुराहरू पर्छ। र अर्को अन्य व्यवस्थामा जानु होला, अन्य व्यवस्थामा कार्यक्रमहरू हुन सक्छन्, विभिन्न देशहरूसँग सन्धि महासन्धिहरू, अन्तर्राष्ट्रिय जगतमा विभिन्न सम्मेलनहरू हुन सक्छन्, सन्धि महासन्धिहरू हुन सक्छन्, त्यो विषयमा हामी त्यसमा एलर्ट हुनुपर्छ। अरू चाहिँ प्रयासहरू भनेर सोधिरहेको हुन्छ कहिले काहीँ, प्रयासहरू जस्तो वातावरण संरक्षणको लागि विश्वव्यापी रूपमा भएका प्रयासहरू के हो भनेर सोध्न सक्छ। सो प्रयासहरूमा चाहिँ तपाईँले जहिले पनि वातावरणको विषय चाहिँ यो इन्टरनेसनल विषय अथवा अन्तर्राष्ट्रिय विषय भएको हुँदा यसमा चाहिँ दुई खाले प्रयासहरू लेख्नुपर्ने हुन्छ। सामान्यतया एउटा अन्तर्राष्ट्रिय प्रयास हुन्छ हेर्नुहोस् होइन, अन्तर्राष्ट्रिय प्रयास, अर्को चाहिँ राष्ट्रिय प्रयास। राष्ट्रिय प्रयास भनेको नेपालले गरेका प्रयास र अन्तर्राष्ट्रिय प्रयास भनेको विश्वव्यापी रूपमा भएका प्रयासहरू, यी दुईवटा कुरा तपाईँले जान्नुपर्ने हुन्छ। र त्यसपछि विभिन्न प्रकारका समस्याहरू हुनसक्छन्, चुनौतीहरू हुनसक्छन् र त्यसलाई समाधान गर्ने उपाय, यो पाँच छवटा एङ्गलबाट हरेक टपिकलाई तयारी गर्नु भने तपाईँले त्यो टपिकको तयारी पुग्छ र जुनसुकै क्वेसन सोधे पनि, जसरी सोधे पनि तपाईँले त्यसलाई चाहिँ सल्भ गर्न सक्नुहुन्छ। र एउटा निष्कर्ष बनाइराख्नुहोस् होइन, निष्कर्षहरू लेख्ने एकदम चुनौतीपूर्ण हुन्छ, निष्कर्ष कसरी लेख्ने भन्ने कुरा हुन्छ, त्यो बारेमा पनि हामी छलफल गर्दैछौँ होला। सबभन्दा पहिला त अब आज हामी यो फर्मेटमा हरेक टपिक यही फर्मेटमा हामी तपाईँले तयारी गर्नुपर्ने हुन्छ, यसका इस्युहरू पनि यही फर्मेटमा बेस भएर तपाईँले यो इस्युहरू हेर्नुपर्ने हुन्छ। अब आज चाहिँ हामी वातावरण सम्बद्ध मामिला भनेको के हो अनि यसका यो भित्र पर्ने विषयवस्तुहरू के छन् भन्ने विषयमा सबभन्दा पहिला त तपाईँलाई खण्डबाटै क्वेसन बनाउन सक्छ। एकपल्ट लोकसेवाले विकास सम्बद्ध मामिला भन्नाले के बुझिन्छ भनेर पाँच नम्बरमा त्यही कुरा सोध्यो, त्यो विकास सम्बद्ध मामिला भनेको थर्ड पेपरको खण्ड ग हो त्यसमा छ होइन। त्यसमा कहिले काहीँ तपाईँलाई वातावरण सम्बद्ध मामिला भन्नाले के बुझिन्छ भनेर भन्न सक्छ, वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पार्ने, वातावरणलाई होइन यो चाहिँ वातावरणलाई प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा असर पार्ने र पार्ने वातावरणीय तत्त्वहरूको विषयमा अध्ययन गर्नको लागि तय गरेको मामिलाहरू नै वातावरण सम्बद्ध मामिला हुन्। वातावरण सम्बद्ध मामिलाहरू विश्वव्यापी हुन्छ, यो कुनै देशमा मात्रै सीमित हुँदैन, यो विश्वव्यापी हुन्छ। यो यसका वातावरण सम्बद्ध मामिलाहरू चाहिँ यो बहुआयामिक पनि हुन्छन्, यसै कुनै पनि देशको आर्थिक, सामाजिक, राजनैतिक, पर्यावरणीय सबै क्षेत्रमा यसले असर पार्ने भएकोले यसका विषयहरू चाहिँ विश्वव्यापी हुन्छन्, बहुआयामिक असरहरू पार्न सक्छन्। वातावरण भन्ने विषय चाहिँ यो जैविक तत्त्व अथवा मानव जातिसँग जोडिएर रहेको विषय हो भएको हुँदा यो अझ महत्त्वपूर्ण हुन्छ, किनभने पृथ्वीको सौन्दर्यता कायम गर्ने, पृथ्वीमा जीवहरूको अस्तित्वलाई कायम गर्ने, त्यसरी पृथ्वीमा विभिन्न प्रकारका जलवायु परिवर्तन असरहरूलाई न्यूनीकरण गर्ने, जैव विविधताको संरक्षण गर्ने यी कुराहरू चाहिँ वातावरण सम्बन्ध वातावरणभित्र पर्ने भएकोले वातावरण सम्बन्ध मामिलाहरू चाहिँ महत्त्वपूर्ण हुन्छ। यस्ता मामिलाहरू के हुन् भन्यो भने पारिस्थितिक प्रणाली, एउटा वातावरण सम्बन्ध मामिलाभित्र पारिस्थितिक प्रणाली पर्छ है। अर्को चाहिँ जैविक विविधता, बायोडाइभर्सिटीको कुरा, जैविक विविधताको विषय चाहिँ यसमा भित्र पर्छ भने। तेस्रोमा जलवायु परिवर्तनको विषय, जलवायु परिवर्तन र कार्बन व्यापारको विषय, यो निकै महत्त्वपूर्ण विषय छ है। त्यसै गरेर चौथोमा वातावरणीय ह्रास, त्यसरी वातावरणीय प्रदूषणलाई हामी राख्न सक्छौँ। अर्को भनेको चाहिँ पाँचौँ विषयको रूपमा सङ्कट विपद व्यवस्थापन अथवा यसलाई क्राइसिस डिजास्टर म्यानेजमेन्ट भनेर भन्छौँ। र छैटौँ विषय भनेको चाहिँ वन र वन विनाशको विषय, वन विनाश र वन संरक्षणको विषयलाई हामी राख्न सक्छौँ। सातौँ विषयको रूपमा फोहोर मैलाको व्यवस्थापन, यो पनि वातावरण सम्बन्ध मामिलाभित्र पर्छ। र आठौँ विषय भनेको चाहिँ वातावरण र विकास अथवा वातावरण मैत्री विकासको अवधारणा। र नौ विषयको रूपमा ऊर्जा संरक्षणको विषयलाई वातावरण सम्बन्ध मामिलाभित्र जोड्न सकिन्छ। यसरी तपाईँले वातावरण सम्बन्ध मामिलाहरू अथवा वातावरणका इस्युहरू के को नेपालमा के कस्ता इस्युहरू छन् भन्ने विषयमा लेख्नु पऱ्यो भने वातावरणलाई अलिकति डिफाइन गर्न वातावरण सम्बन्ध मामिलाहरू भनेका चाहिँ त्यहाँ भन्ने छन् भनेर यसरी तपाईँले यसलाई प्रेजेन्ट गर्नुहोला। अब वातावरण सम्बन्ध मामिलाभित्र पहिलो टपिक चाहिँ हामी पारिस्थितिक प्रणालीको बारेमा चर्चा गरौँ। पारिस्थितिक प्रणाली अथवा यसलाई हामी इको सिस्टम भन्छौँ। अब इको सिस्टमलाई पनि यही फ्रेममा राखेर तपाईँले तयारी गर्नु होला, यसको परिचय थाहा पाउनु पर्यो होइन। तपाईँलाई परिचय परिभाषा त धेरै सबैलाई थाहा हुन्छ, तैपनि म तपाईँहरूलाई यसमा जिस्टमा के हो यो भन्ने कुरामा कन्सेप्चुअली म भन्छु। पारिस्थितिक प्रणाली भनेको पृथ्वीमा रहेका सम्पूर्ण जैविक तत्त्व र अजैविक तत्त्वहरू बिचको अन्तर सम्बन्ध हो पारिस्थितिक प्रणाली भनेको। यो चाहिँ खास गरी द इन्टर रिलेसनसिप बिटविन बायोटिक कम्पोनेन्ट एन्ड अबायोटिक कम्पोनेन्ट इन आवर सराउन्डिङ अथवा जैविक तथा अजैविक तत्त्वहरू बिचको अन्तर सम्बन्धलाई पारिस्थितिक प्रणाली भनेर भन्छौँ। पारिस्थितिक प्रणाली भनेको खास गरी जीव जीवात्माहरूको अस्तित्व कायम गर्नको लागि यो पृथ्वीमा रहेका सम्पूर्ण प्राणी वनस्पति जीवाणु वंशाणु र जैविक र अजैविक लगायत सम्पूर्ण जैविक र अजैविक तत्त्वहरू बिचको अन्तर्घुलन र अन्तर सम्बन्धबाट सृजना भएको परिस्थितिलाई पारिस्थितिक प्रणाली भनेर भनिन्छ। पारिस्थितिक प्रणालीले पृथ्वीको सौन्दर्यता कायम गर्ने, त्यसरी जीव जीवात्मा अस्तित्व रक्षा गर्ने, विकासलाई वातावरण मैत्री बनाउने र पृथ्वीमा पृथ्वीको सौन्दर्यतालाई कायम गर्ने विषयवस्तुहरू चाहिँ पारिस्थितिक प्रणालीभित्र पर्छन्। र पारिस्थितिक प्रणालीहरू सामान्यतया दुई प्रकारका हुन्छन्। यसको अवधारणा सन् 1935मा एजी तान्सले भन्ने वातावरणविदले ल्याएको अवधारणा हो। यसको अवधारणा सन् 1935मा एजी तान्सले भन्ने वातावरणविदले ल्याएको अवधारणा हो। र पारिस्थितिक प्रणालीमा सामान्यतया यो दुई प्रकारका हुन्छन् पारिस्थितिक प्रणालीहरू। एउटा मानव निर्मित पारिस्थितिक प्रणाली हुन्छ, दोस्रो हुन्छ प्राकृतिक पारिस्थितिक प्रणाली भनेर यसरी हामी दुई प्रकारका पारिस्थितिक प्रणालीहरूको बारेमा चर्चा गर्न सक्छौँ। मानव निर्मित भनेको मानिसले आफ्नो उपयोगका लागि निर्माण गरेको पारिस्थितिक प्रणालीलाई हामी मानव निर्मित पारिस्थितिक प्रणाली भन्छौँ। जस्तै खेतीपाती लगाउने अथवा कृषि प्रणाली पनि एउटा पारिस्थितिक प्रणाली हो। यो मानिसले लगाएको हुन्छ, बाली नाली लगाउने, धान रोप्ने, मकै छर्ने, यसमा पनि यहाँभित्र एउटा पारिस्थितिक प्रणालीको सिर्जना हुन्छ, त्यसलाई हामी मानव निर्मित भन्छौँ। अर्को मानव निर्मित पारिस्थितिक प्रणाली भनेको उद्यान बगैँचाहरू बनाउने, यो मानिसले आफ्नो आवश्यकता परिपूर्ति गर्नको लागि उद्यान बगैँचाहरूको निर्माण गरेको हुन्छ, त्यहाँ पनि यो मानव निर्मित पारिस्थितिक प्रणाली भनेर हामी भन्न सक्छौँ। भने प्राकृतिक पारिस्थितिक प्रणाली भनेको चाहिँ प्रकृतिले नै सिर्जना गरेको, पारिस्थितिक प्रणाली हो। यसभित्र चाहिँ प्रकृतिले प्राकृतिक रूपमा बनेको पारिस्थितिक प्रणाली जहाँ यसलाई चाहिँ हामी विभिन्न भागमा बाँड्न सक्छौँ। यसलाई सामान्यतः दुई भागमा बाँडिन्छ। एउटा हुन्छ स्थलीय अथवा एक्वा यो टेरेस्ट्रियल, अर्को हुन्छ जलीय, जसलाई हामी एक्वाटिकको सिस्टम भनेर भन्छौँ। अब स्थलीय पारिस्थितिक प्रणालीभित्र र जलीय पारिस्थितिक प्रणालीभित्र पाइने तत्त्वहरूलाई हामी पारिस्थितिक प्रणालीका तत्त्वहरू भन्छौँ। र पारिस्थितिक प्रणालीका तत्त्वहरू सामान्यतया दुई प्रकारका हुन्छन्। पारिस्थितिक प्रणालीका तत्त्वहरू दुई प्रकारका हुन्छन्। एउटा हुन्छ जैविक तत्त्व, यो जीवित प्राणीहरूको समूह हो, भने अर्को हुन्छ अजैविक तत्त्व। जसलाई हामी अबायोटिक कम्पोनेन्ट भन्छ। एउटा बायोटिक कम्पोनेन्ट हुन्छ, हेर्नुहोस्, अर्को अबायोटिक कम्पोनेन्ट हुन्छ। अब बायोटिक कम्पोनेन्ट भनेको चाहिँ के हो भन्नु होला भने, बायोटिक कम्पोनेन्ट भनेको खास गरी तिनवटा हुन्छ। एउटा उत्पादक हुन्छ, अर्को उपभोक्ता हुन्छ, र अर्को चाहिँ विच्छेदक हुन्छ। यसरी तीन प्रकारका पारिस्थितिक प्रणालीहरूको सिर्जना भएको हुन्छ, मतलब तीन प्रकारका जैविक तत्त्वहरू रहेका हुन्छन्। अजैविक तत्त्वभित्र चाहिँ निर्जीव तत्त्वहरू पर्छ। निर्जीव तत्त्वमा ढुङ्गा, माटो, हावा, पानी होइन, यो चाहिँ निर्जीव तत्त्वहरू पर्छ। अब उत्पादक भनेको आफ्नो खाना आफै बनाउन सक्ने, यो भनेको ग्रिन प्लान्ट्सले मात्रै आफ्नो खाना आफै बनाउँछ। यिनीहरू चाहिँ यिनीहरूले प्रकाश संश्लेषण क्रियाद्वारा खाना बनाउन सक्छ। उपभोक्ता भनेको आफ्नो खाना आफै बनाउन सक्दैन र खाद्यान्नको लागि अन्य जीव, प्राणी तथा वनस्पतिमा भर पर्छ। त्यसमा उत्पादक, उपभोक्ता भनिन्छ। र उपभोक्ताहरू तिन प्रकारका हुन्छन्, एउटा प्राथमिक, अर्को द्वितीय, र अर्को चाहिँ तृतीय उपभोक्ता। प्राथमिक, द्वितीय र तृतीय गरी तिन प्रकारका उपभोक्ताहरू हुन्छन्। प्राथमिक उपभोक्ताले आफ्नो खानाको लागि वनस्पतिमा भर पर्छ, यसलाई शाकाहारी अथवा हर्बिभोरस भन्छौँ। अर्को हुन्छ द्वितीय उपभोक्ता। द्वितीय उपभोक्ता आफ्नो खानाको लागि प्राइमरी कन्ज्युमर अथवा प्रोड्युसर अथवा उत्पादक र प्राइमरी कन्ज्युमरमा भर पर्छ, प्राथमिक उपभोक्तामा भर पर्छ। र अन्तिममा हुन्छ तृतीय उपभोक्ता। तृतीय उपभोक्ता भनेको चाहिँ यो चाहिँ मांसाहारी अथवा मासु मात्र खाएर बाँच्ने, यो प्राथमिक तथा द्वितीय उपभोक्तामा भर पर्छ र यसले उत्पादकलाई कहिले पनि खाँदैन। यसलाई हामी तृतीय उपभोक्ता भन्छौँ। यसरी यो पारिस्थितिक प्रणालीमा प्राथमिक, द्वितीय र तृतीय उपभोक्ताहरूको क्रम चाहिँ चलिरहेको हुन्छ। र अन्तिममा हुन्छ विच्छेदक। विच्छेदक चाहिँ आफ्नो खाना आफै बनाउनु पनि बनाउँदैन, तर यसले के गर्छ, अरूमा पनि भर पर्दैन, तर यसको मेजर काम भनेको चाहिँ मृत जीव जीवात कुहाउने, सडाउने, गलाउने र माटोमै मिलाउने यो काम गर्छ। यसमा ब्याक्टेरिया, फन्जाइहरू यी चाहिँ पर्दछन् यो विच्छेदकभित्र। अब अजैविक तत्त्व भनेको त मैले भने, कुनै पनि जैविक तत्त्व बाँच्नको लागि अजैविक तत्त्वको अनिवार्य आवश्यकता हुन्छ। जस्तो मानिस बाँच्नको लागि हावा, पानी, ढुङ्गा, माटो, प्रकाश सबै चाहिन्छ। सो अजैविक तत्त्व र जैविक तत्त्वबिच अन्तर सम्बन्ध हुन्छ, त्यो अन्तर सम्बन्धलाई चाहिँ पारिस्थितिक प्रणाली भनेर हामी भन्छौँ। यसरी तपाईँलाई यो जेनरल डेफिनेसन अथवा परिचय, पारिस्थितिक प्रणालीको परिचय दिनुहोस्, भन्यो भने यी कुराहरू चाहिँ तपाईँले राख्नुपर्ने हुन्छ। र पारिस्थितिक प्रणालीका प्रकारहरूमा एउटा मानव निर्मित, अर्को प्राकृतिक भन्दै थिएँ म। मानव निर्मित भनेको मानिसले आफ्नो उप आवश्यकताको लागि बनाएको पारिस्थितिक प्रणाली हो, भने प्राकृतिक पारिस्थितिक प्रणाली भनेको एउटा चाहिँ स्थलीय हुन्छ, अर्को जलीय हुन्छ। र स्थलीय कहाँ कहाँ हुन्छ भन्नु होला भने, एउटा चाहिँ हुन्छ यो घाँसे मैदानमा, जस्तै हामी ग्रास ल्यान्ड इको सिस्टम भन्छौँ, ग्रास ल्यान्ड इको सिस्टम भनिन्छ यो चाहिँ। दोस्रो हुन्छ वनमा पाइने पारिस्थितिक प्रणाली, जस्तै हामी फोरेस्ट इको सिस्टम भन्छौँ, फोरेस्ट इको सिस्टम। तेस्रो हुन्छ डेजर्ट इको सिस्टम, मरुभूमिमा पाइन्छ यो। र चौथो हुन्छ माउन्टेनियस इको सिस्टम, माउन्टेनियस इको सिस्टम पर्वतीय श्रृङ्खलामा पाइन्छ यो चाहिँ। यसरी जमिनको सतहमा वनस्पति, त्यसपछि प्राथमिक उपभोक्ता, द्वितीय, तृतीय हुँदै चौथो उपभोक्ता, के अरे यो चाहिँ विच्छेदकसम्म गएर डिकम्पोज भएर प्राकृतिक प्रणाली चाहिँ चलिरहेको हुन्छ। भने जलीय कहाँ कहाँ हुन्छ, जलीय पनि हेर्नुहोस्। एउटा चाहिँ पोन्ड इको सिस्टम भन्छौँ, यो चाहिँ माछ यो सब पोखरीमा तलाउहरूमा रहिरहेको चलिरहेको हुन्छ। दोस्रो हुन्छ कहाँ हुन्छ, दोस्रो भन्नु छ रिभर इको सिस्टम, जस्तै हामी यो नदीमा पाइने पारिस्थितिक प्रणाली हुन्छ। र तेस्रो हुन्छ, मराइन इको सिस्टम, यो समुद्रको सतहमा, चाहिँ यो पारिस्थितिक प्रणाली, नुनिलो पानीमा पारिस्थितिक प्रणाली चलिरहेको हुन्छ। यसलाई हामी मराइन इको सिस्टम भन्नुहुन्छ। अब तपाईँलाई पारिस्थितिक प्रणालीको परिचय दिनुहोस् भने परिचय दिनुहोस् भनेर पाँच नम्बरमा सोध्न सक्छ। हेर्नुहोस् है, परिचय दिनुहोस् अब पारिस्थितिक प्रणालीको परिचय दिँदै भने परिचय खण्डमा तपाईँले यति कुराहरूलाई चाहिँ एकदम सर्ट फर्ममा लेख्नुपर्ने हुन्छ। अब कसरी लेख्नुहुन्छ? एउटा त पारिस्थितिक प्रणालीको डिफाइन गर्नुहोस्, पारिस्थितिक प्रणाली भनेको के हो यसलाई डिफाइन गर्न सक्नुहुन्छ। दोस्रोमा यसको महत्त्व लेखिदिनुहोस्, एक दुईवटा महत्त्व, पृथ्वीको सौन्दर्य कायम गर्न, पृथ्वीमा जीव जीवको अस्तित्वलाई चाहिँ स्थापित गर्न, त्यसरी विभिन्न वातावरणीय सन्तुलन पर्यावरणीय चक्रहरूको सञ्चालन गर्नको लागि वातावरण यो पारिस्थितिक प्रणालीको महत्त्व हुन्छ। तेस्रोमा के लेख्न सक्नुहुन्छ? पारिस्थितिक प्रणालीहरू सामान्यतया दुई प्रकारका हुन्छन्, एउटा जलीय पारिस्थितिक प्रणाली, एउटा चाहिँ मानव निर्मित, अर्को प्राकृतिक पारिस्थितिक प्रणाली, गरी दुई प्रकारका पारिस्थितिक प्रणालीहरू सञ्चालन भएका हुन्छन्, जसमध्ये मा प्राकृतिक पारिस्थितिक प्रणालीमा पनि फेरि जलीय र स्थलीय गरी दुई प्रकारका पारिस्थितिक प्रणालीहरूलाई लिन सकिन्छ भनेर त्यति लेख्नु भएपछि अर्कोमा के लेख्नुहोस्? पारिस्थितिक प्रणालीको का सामान्यतया दुईवटा तत्त्वहरू हुन्छन्, एउटामा जैविक तत्त्व, अर्कोमा अजैविक तत्त्व पर्दछन्, र जैविक तत्त्वहरू सामान्यतया उत्पादक, उपभोक्ता र विच्छेदकलाई लिने गरिन्छ भने अजैविक तत्त्वमा निर्जीव तत्त्वहरू पर्दछन् भनेर तत्त्वहरूको बारेमा लेखिदिनुहोस्। पारिस्थितिक प्रणालीको परिचय दिँदाखेरि तपाईँले अलिकति मासतिर पारिस्थितिक प्रणालीको अवधारणा सन् 1935 कसले ल्याएको अरे? एजी टान्सले ल्याएको अवधारणा हो। यो अवधारणाको अवधारणालाईको विकसित स्वरूप भनेको चाहिँ अहिले हामी दिगो विकास लक्ष्यमा आइपुग्दाखेरि दिगो विकास लक्ष्यले लक्ष्य नम्बर 14 लक्ष्य नम्बर 14 पानी मुनिको पारिस्थितिक प्रणालीको बारेमा कुरा गरेको छ। यसले पानी मुनिको पारिस्थितिक प्रणाली अथवा पानी मुनिको जीवन भन्छ यसले, लाइफ बिलो वाटर, र 15 जमिनमा रहेको जमिनको जीवन अथवा लाइफ अन ल्यान्डको विषयलाई यसले उल्लेख गरेको छ। दिगो विकास लक्ष्यमा पनि पारिस्थितिक प्रणालीलाई, दिगो विकास लक्ष्यमा 17 लक्ष्यमध्ये दुईवटा लक्ष्य चाहिँ पारिस्थितिक प्रणाली चाहिँ सम्बन्धित छन् भनेर तपाईँले यसरी देख्न सक्नुहुन्छ भने पारिस्थितिक प्रणालीको जगेर्ना संरक्षण सम्वर्धन गर्न नेपालमा पनि होइन यो चाहिँ विश्वव्यापी रूपमा अथवा नेपालमा विभिन्न प्रयासहरू गरेका छन्। नेपालमा गरिएको प्रयासहरूमा हेर्ने हो भने संविधानमा नेपालको संविधान, त्यस गरेर विभिन्न प्रकारका नीतिगत कानुनी संस्थागत व्यवस्थाहरू, संरचनागत व्यवस्थाहरू र कार्यक्रमगत व्यवस्थाहरू पारिस्थितिक प्रणालीलाई जगेर्ना गर्नको लागि गरिएका प्रयासहरू हुन् अथवा यी चाहिँ व्यवस्थाहरू छन् भनेर यदि तपाईँले यसरी लेख्दा लेख्दै तपाईँको भइहाल्छ एक एक पेज जति। तार नम्बरमा झन्डै झन्डै त हामीले लेख्ने भनेको एक पेज हो, सामान्यतया भोल्युमको कन्टेन्टको हिसाब गर्नुहुन्छ भने 10 दुई पेज कम्तीमा पनि लेख्नुपर्ने हुन्छ। अलि खास ह्यान्ड राइटिङ भएका साथीहरूले 2.5 जानु सक्नुहोला अथवा 2¼ जान सकिन्छ होइन। अब यसरी तपाईँले चाहिँ यसलाई परिचय दिँदै, यसलाई चाहिँ अलिक इलाबोरेट गर्दै, यसलाई चाहिँ परिचयबाट टुङ्ग्याउनु भयो भने पारिस्थितिक प्रणाली भनेको चाहिँ एउटा यस्तो यस्तो जीव जीवात्माहरूको एउटा यस्तो चक्र हो जहाँ खाद्य जाल, खाद्य श्रृङ्खला, खाद्य जाल, त्यसै गरेर यो शक्तिको प्रवाह, खाद्यान्नको प्रवाह, खाद्य वासस्थान, यसले शक्ति शक्तिको यो चाहिँ ट्रान्सफर्मेसन अथवा शक्तिको प्रवाहलाई चाहिँ यसले जनाउँछ भनेर तपाईँले खा यो पारिस्थितिक प्रणालीभित्र एउटा खाद्य जालको कुरा उल्लेख गर्न सक्नुहुन्छ। अर्को खाद्य श्रृङ्खलाको कुरा, खाद्य श्रृङ्खला, खाद्य जाल, त्यसै गरेर यो चाहिँ वासस्थान, त्यसै गरेर जीवपिण्डको पिरामिड, त्यसै गरेर जीव सङ्ख्याको पिरामिड जस्ता विषयवस्तुहरू चाहिँ यो पारिस्थितिक प्रणालीभित्र समेटिएको हुन्छ भनेर यसलाई अलिकति तपाईँले इलाबोरेट गरेर राख्न सक्नुहुन्छ। अब अलिक भोल्युम पुगेन भने महत्त्वलाई अलिकति बढाइदिनुहोस् होइन। महत्त्व जस्तो पृथ्वीमा जीवहरूको अस्तित्वलाई कायम गर्न, पशुजन्य तथा कृषिजन्य उत्पादनहरू प्राप्त गर्न, त्यसै गरेर सम्पूर्ण जीव जीवनको अस्तित्वलाई रक्षा गर्न, पृथ्वीमा वातावरणीय सन्तुलन कायम गर्न, जलवायु परिवर्तन असरहरूलाई न्यूनीकरण गर्न जस्ता विषयहरूमा चाहिँ जलवायु परिवर्तनको पारिस्थितिक प्रणालीको महत्त्व छ भनेर यसरी तपाईँले पारिस्थितिक प्रणालीको परिचय दिनुहोस् भनेर सोध्यो भने यी कुराहरू चाहिँ राख्न सक्नुहुन्छ। अब पारिस्थितिक प्रणालीबाट प्राप्त हुने सेवाहरू, जैविक विविधताबाट प्राप्त हुने सेवाहरू अथवा यसको महत्त्व भनेर कहिलेकाहीँ तपाईँलाई महत्त्व, आवश्यकता, औचित्यता पनि सोध्न सक्छ। यो तपाईँको दुईटा टपिक, एउटा पारिस्थितिक प्रणाली र अर्को जैविक विविधता, यिनीहरूको महत्त्व, आवश्यकता, औचित्यता चाहिँ झन्डै झन्डै उस्तै हुन्छ। यसको बेसिक फन्डामेन्टल भनेको फरक भनेको चाहिँ परिभाषामा फरक हुन्छ, अवधारणामा फरक छ होइन। जैव विविधता र पारिस्थितिक प्रणाली भनेको, जैव विविधता भनेको पारिस्थितिक प्रणालीको एउटा कम्पोनेन्ट हो र जैव विविधताले पनि पारिस्थितिक प्रणालीलाई जसरी हामीले विषयवस्तुलाई त्यसलाई चाहिँ एड्रेस गर्छौँ त्यस्तै प्रकारले जैव विविधतालाई पनि एड्रेस गर्न सकिन्छ। अलिकति यसको परिभाषामा फरक छ भन्नु त परिचय भनिन्छ हजुर। यसलाई समेटेर माथिको एउटा हेडिङ बनाउनको लागि सर हामीले दुई लाइन यसको परिचय यो हजुर यो सबैलाई समेटेर अब परिचयमा यस्तो हुन्छ, खास गरी परिचयमा तपाईँ सुरुमा लेख्ने भनेको चाहिँ त्यसको डेफिनेसन डेफिनेसन कसरी स्टार्ट गर्ने भन्ने कुरा हुन्छ होइन। तपाईँ एउटा डेफिनेसन लेख्नुहुन्छ पहिला होइन, अनि पारिस्थितिक प्रणालीको परिचय भन्ने बित्तिकै तपाईँको अवधारणाको कुरा आउँछ, कहिलेबाट स्टार्ट भयो 1935 चाहिँ एजिटान्सले ल्याएको अवधारणा हो। यसले अब तपाईँले के गरेर जोड्न सक्नुहुन्छ भने पारिस्थितिक प्रणालीले होइन यो जीव जीवातको अस्तित्व कायम गर्न, पृथ्वीको सौन्दर्यता कायम गर्नको लागि, त्यसै गरेर यसले चाहिँ विभिन्न प्रकारका कार्बन चक्र, अक्सिजन चक्र, नाइट्रोजन चक्र जस्ता जीव भूरासायनिक चक्र सञ्चालन गर्नको लागि पारिस्थितिक प्रणालीको महत्त्व रहेको हुन्छ होइन। यसरी हामीले जोड्दै जाने हो। अब सबै कुरालाई एउटै सेन्टेन्समा समेट्न गाह्रो हुन्छ, त्यस कारण हामीले जहिले पनि लेख्दाखेरि अनि परिचयात्मक खण्ड जस्तो कहिलेकाहीँ चाहिँ माथि यस्तो एउटा कोटेसन जस्तो बनाएर लेख्ने चलन पनि छ होइन, तर त्यस्तो सधैँ त्यो सम्भव पनि हुँदैन, त्यो गर्न पनि सकिँदैन। त्यसमा तपाईँले यसलाई जोड्दै जोड्दै जोड्दै जोड्दै गएर अहिले दिगो विकासको लक्ष्यसम्म आएर चाहिँ तपाईँले यसलाई टुङ्ग्याउन सक्नुहुन्छ, त्यसरी गर्ने हो है। अरू त्यस्तो केही छ र परिभाषा ल है त्यसरी गर्नुहोस्। अब अर्को यो जैव विविधताको पनि परिचय यसको अवधारणा जानु, अनि यो दुईवटा कुराहरू चाहिँ कमन हुन्, वातावरण खण्डमा केही टपिकहरू यस्ता छन् जुन विषयवस्तुहरू कमन हुन्छ, जस्तो पारिस्थितिक प्रणालीको ह्रास हुनुको कारण र जैविकताको ह्रास हुनुको कारण एउटै हो, त्यसै गरेर वातावरण मैत्री विकासको लागि गरिएको प्रयास अथवा जैविकता संरक्षणको लागि गरिएको प्रयास वा पारिस्थितिक प्रणालीको संरक्षणको लागि गरिएको प्रयासहरू कमन हुन्छ। त कमन कुराहरूलाई तपाईँ एउटा एउटा बनाएर पढ्नुहोस् है, एउटा एउटा टाइटल बनाएर त्यसलाई चाहिँ पढ्न सकिन्छ। तयारी गर्दाखेरि चाहिँ जहिले पनि मिल्ने मिल्ने विषयवस्तुलाई एकै ठाउँ राखेर तयारी गर्नुभयो भने तपाईँलाई त्यो जुनसुकै कुराहरू आए पनि फरक फरक ढङ्गले अध्ययन गरिराख्नु पर्दैन। अब जैव विविधताको परिचय भन्यो भने जैव विविधताको परिचयको खण्डमा आउनु हो भने जैव विविधता भनेको के हो यसको तपाईँलाई डेफिनेसन चाहिन्छ, आफ्नो आफ्नो ढङ्गले जैव विविधतालाई परिभाषित गर्न चाहिन्छ। जैव विविधता भनेको पृथ्वीमा रहेका सम्पूर्ण प्राणी, वनस्पति, जीवाणु, वंशाणुहरूको कुल सङ्ख्या र यिनीहरूको बिचको फरक बनाउने जैविक विविधता होइन। जैव विविधता भनेको खास गरी प्राणी, पृथ्वीमा रहेका प्राणी, वनस्पति, जीवाणु वंशाणुहरूको कुल सङ्ख्या र यिनीहरूको बिचको फरकपना र यिनीहरूको बिचमा रहेको फरकपना बिचको फरकपनालाई जैविक विविधता भन्छ। जैव विविधता भनेको के केमा फरकपना हुन्छ त भन्दा हरेक जीव जीवात्मामा होइन, यो चाहिँ एक जीव अर्को जीवभन्दा आकृतिमा फरक हुन्छ, वासस्थानमा फरक हुन्छ, उसको खाद्य जल खाद्य श्रृङ्खलामा फरक हुन्छ होइन, त्यसै गरेर यो वंशाणुमा फरक हुन्छ। यसरी पृथ्वीमा रहेका सम्पूर्ण जीव जीवात्माहरू एकै प्रकारका एकै आकृतिका एकै स्वरूपका होइन एउटै प्रकारको पारिस्थितिक प्रणाली भएका जीवहरूको जीवहरू चाहिँ भेट्न सकिँदैन, त्यस कारणले हरेक जीवहरूको अस्तित्व फरक हुन्छ, हरेक जीवहरूको खाद्य जाल खाद्य चक्र प्रजाति त्यसरी पारिस्थितिक प्रणाली वंशाणु आदि सबैमा गरेको विविधतालाई नै जैविक विविधता भनेर भनिन्छ। यो चाहिँ के केमा विविधता हुन्छ भन्नुहुन्छ भने एउटा पारिस्थितिक प्रणालीमा विविधता हुन्छ, पारिस्थितिक प्रणालीमा विविधता हुन्छ। दोस्रो विविधता भनेको चाहिँ प्रजातिमा विविधता हुन्छ, प्रजातिगत विविधता भन्छौँ जसलाई प्रजातिगत विविधता भनेर यसमा विविधता हुन्छ। अर्को विविधता चाहिँ वंशाणुमा हुन्छ, वंशाणुगत विविधता हुन्छ, विविधतामा यो चाहिँ फरकहरू रहेका हुन्छ होइन। पृथ्वीमा रहेका विभिन्न जीवहरूको खाद्य श्रृङ्खलामा भिन्नता हुन्छ, खाद्य श्रृङ्खला त्यसै खाद्य जालमा त्यसै र आकार प्रकार होइन स्वरूप वासस्थान त्यसै खाद्यान्न आदिमा यो चाहिँ फरकपना आएको हुन्छ, आदिमा आएको फरकपनालाई हामी आएको फरकपना नै जैव विविधता हो भनेर हामीलाई यसलाई पुष्टि गर्न सक्छौँ। अब जैविक विविधता भनेको खास गरी यो जीव जीवात्मक अस्तित्वसँग जोडिएको विषय हो। हरेक जीव कुनै न कुनै जीवको खाद्यान्न बन्न सक्छ, हरेक जीव कुनै न कुनै जीव प्राणीहरूको वासस्थान बन्न सक्छ। जस्तो बोट पीडा भएन भने जनावरहरू बस्न सक्दैन, भ्यागुता भएन भने सर्प बाँच्न सक्दैन, अनि सर्प भएन भने गिद्धहरू नबाँच्छन्। यसरी हरेक जीवको अस्तित्व चाहिँ पृथ्वीमा अनिवार्य छ र त्यस्तै जीवहरूको अस्तित्व बन्दै जाँदा अथवा अस्तित्व चाहिँ कायम हुँदाखेरि अर्को जीवको अस्तित्व चाहिँ बस्न सक्छ। त्यस कारण यसले जैविकता भनेको चाहिँ खास गरी पृथ्वीका सम्पूर्ण जीवित प्राणीहरूको मात्रै कुरा गर्छ यसले। तर पारिस्थितिक प्रणालीमा अलिक फरक छ। पारिस्थितिक प्रणाली र जैविकताको बिचमा फरक देखाऊ भन्यो भने तिन चारवटा फरकहरू तपाईँले भन्न सक्नुहुन्छ। पारिस्थितिक प्रणाली र जैविकताको बिचमा फरक भनेको चाहिँ, पारिस्थितिक प्रणाली भनेको चाहिँ यसले जैविक तत्त्व र अजैविक तत्त्व दुवैको बारेमा चर्चा गर्छ, जैविक र अजैविक तत्त्वको बारेमा चर्चा गर्छ, होइन? यो चाहिँ दुवै प्रकारका तत्त्वहरूको बारेमा, बायोटिक कम्पोनेन्ट र अबायोटिक कम्पोनेन्ट दुवैको बारेमा चर्चा गर्छ। तर जैविकताले जहिले पनि जीवित प्राणीहरूको बारेमा मात्रै चर्चा गर्छ, यो जीवित अथवा जैविक तत्त्वहरूको बारेमा मात्रै चर्चा गर्छ यसले। दोस्रो फरक, पारिस्थितिक प्रणाली भनेको एउटा ब्रोड सेन्स हो, यो बृहत अवधारणा हो, यो बृहत अवधारणा हो, किनभने यसले चाहिँ जैविक र अजैविक दुवै कुराको बारेमा चर्चा गर्छ। भने यो जैविक विविधता भनेको सीमित अवधारणा हो, यसले जीवित प्राणीहरूको बारेमा मात्रै चर्चा गर्छ, अवधारणा हो। तेस्रो फरक, पारिस्थितिक प्रणालीको अवधारणा 1935 एजी तानसेनले ल्याएको अवधारणा हो, तर जैविकताको अवधारणा चाहिँ सन् 1988 खास गरी यो 1980 दशकमा आएको अवधारणा हो, 1980 दशकमा आएको अवधारणा हो। र यसको अवधारणा ल्याउने चाहिँ इओ विल्सनले, इओ विल्सन भन्ने वातावरणविदले सन् 1988 द डाइभर्सिटी अफ लाइफ भन्ने पुस्तक लेखेपछि, द डाइभर्सिटी अफ लाइफ भन्ने पुस्तक लेखेपछि यसको विषय चाहिँ अझ बढी चर्चामा आएको विषय हो। इओ विल्सनले सन् 1988 द डाइभर्सिटी अफ लाइफ भन्ने पुस्तक लेखेपछि यो विषय अझ बढी चर्चामा आएको विषय हो। त्यसै गरेर चौथो फरक भनेको चाहिँ पारिस्थितिक प्रणाली चाहिँ एउटा जैवविधताको एउटा चाहिँ बृहत अवधारणाभित्र पर्छ, अथवा जैवविधता पारिस्थितिक प्रणालीभित्र जैवविधता पर्छ, र जैवविधताभित्र चाहिँ जैवविधता चाहिँ पारिस्थितिक प्रणालीको एउटा कम्पोनेन्ट हो, एउटा तत्त्व हो। यो चाहिँ पारिस्थितिक प्रणालीको जैवविधता भनेको पारिस्थितिक प्रणालीको एक तत्त्व हो, एउटा चाहिँ कम्पोनेन्ट हो, एउटा तत्त्व हो। तर यो भनेको चाहिँ पारिस्थितिक प्रणाली भनेको चाहिँ यो बृहत विशाल र यसले धेरै क्षेत्रहरू समेट्छ, यस यो चाहिँ बहुआयामिक प्रकृतिको हुन्छ, अथवा बहुआयामिक क्षेत्रलाई बहुआयामिक क्षेत्र यसले समेटेको हुन्छ। तर पारिस्थितिक प्रणालीको एउटा तत्त्व चाहिँ जैविकता हो भने हामी यसरी चार पाँचवटा फरकहरू यसलाई फरकको रूपमा हेर्न पनि सक्छौँ। अब जैविकता भनेको खास गरी पृथ्वीका सम्पूर्ण प्राणी वनस्पति जीवाणु वंशाणुको कुल सङ्ख्या र यिनीहरूको बिचको फरक बना हो। यसको अवधारणा 1980 दशकबाट आयो र अहिले आइपुग्दाखेरि दिगो विकासको लक्ष्यसम्म आइपुग्दा यो दिगो विकासको लक्ष्यले पनि जैविकतालाई समेटेको छ, र लक्ष्य नम्बर 14 लाइफ बिलो वाटर अथवा पानी मुनिको जैवविधताको संरक्षण गर्ने, र लक्ष्य नम्बर 15 जमिनमा रहेको जैवविधताको संरक्षण गर्ने अथवा लाइफ अन ल्यान्डको संरक्षण गर्ने कुरालाई यसले पनि उल्लेख गरेको छ। र यो जैविकताको कुरा र पारिस्थितिक प्रणालीको कुरालाई दिगो विकासको लक्ष्यले लक्ष्य नम्बर 14 र 15 समेटेको यो साझा विषय पनि हो। त्यस कारण तपाईँले अब यसलाई कहीँ समानताहरू पनि लेख्न सक्नुहुन्छ, कहीँ भिन्नताहरू पनि लेख्न सक्नुहुन्छ। यो चाहिँ जैविकताको र पारिस्थितिक प्रणालीलाई मैले अलिकति जोडेँ। यसका समानताहरू धेरै छन्। पृथ्वीको सौन्दर्य कायम गर्न, त्यसै गरेर पृथ्वीमा जीव जीवातको अस्तित्व कायम गर्न, वातावरण मैत्री विकासका लागि, होइन? त्यसै गरेर पृथ्वीमा चल्ने जीव भूरासायनिक चक्र जस्तो कार्बन चक्र, अक्सिजन चक्र, नाइट्रोजन चक्र जस्ता यी चक्रहरूको सञ्चालन गर्नको लागि, पृथ्वीको उर्वर जमिनको उर्वरतालाई बढाउनको लागि जैविकता वा पारिस्थितिक प्रणालीको महत्त्व छ भनेर तपाईँले चाहिँ यसलाई लेख्नु छ। अब यसलाई अलिकति तपाईँलाई कहिले काहीँ कसरी सोध्छ भने, पारिस्थितिक प्रणाली वा जैविक विविधताको महत्त्व भनेर तपाईँले जैविकताको महत्त्व एक्चुअली फाइदा पनि सोध्यो, जैविकताको फाइदा, पारिस्थितिक प्रणालीको फाइदा, यसले पुर्याउने सेवाहरू पनि सोध्न सक्छ, जस्तो पारिस्थितिक प्रणालीका सेवाहरू वा जैविकताका सेवाहरू, जस्तो यिनीहरूले प्राप्त पुर्याउने सेवाहरू, दिने सेवाहरू के छन् भनेर सोध्न सक्छ। त्यही यस्तो बेला महत्त्व, फाइदा, सेवाहरू, आवश्यकता जे लेखे पनि, जे सोधे पनि तपाईँले चाहिँ लेख्ने कुरा उस्तै हुन्छ। जस्तो तपाईँले यसलाई क्याटेगोरिकली पनि लेख्न सक्नुहुन्छ, पारिस्थितिक प्रणालीको आर्थिक महत्त्व, पाइसे प्रणाली प्रणालीको सामाजिक सांस्कृतिक महत्त्व, पाइसे प्रणाली वा जैविकताको वातावरणीय महत्त्व, त्यसरी पाइसे प्रणाली वा जैविकताको विविध महत्त्व भनेर तपाईँले यसरी चार पाँचवटा क्याटेगोरीमा छुट्याएर पनि लेख्न सक्नुहुन्छ। एउटा दोस्रो चाहिँ तपाईँलाई अब त्यसो छुट्याएर लेख्न सकिएन गाह्रो लाग्छ भने चाहिँ तपाईँले जे जे आउँछ त्यही त्यही लेख्न सक्नुहुन्छ। तर एकचोटि के सोध्यो भने जैविक विविधताको आर्थिक महत्त्व उल्लेख गर्दै भनेर तपाईँलाई कहिले काहीँ छुट्याएर पनि सोध्न सक्छ। त्यस कारण आर्थिक महत्त्व, त्यसै गरेर वातावरणीय महत्त्व, त्यसलाई सामाजिक सांस्कृतिक महत्त्व र विविध प्रकारका महत्त्वहरू भनेर यसरी तपाईँले चारवटा क्याटेगोरीमा बाँड्नु भने सजिलो होला। पहिला तपाईँलाई म अलिकति वातावरणीय महत्त्व बोल्न चाहन्छु है त। वातावरणीय महत्त्व वा यसै पुर्याउने बात दिने वातावरणीय सेवाहरू, सेवाहरू के दिन्छ होइन, सेवाहरू नै अथवा फाइदा आवश्यकता जे भने पनि लेख्ने कुरा चाहिँ यस्तो उस्तै हुन्छ। जस्तो वातावरणीय सेवाहरू अथवा वातावरणीय महत्त्व भन्यो भने यसले सबभन्दा पहिला त पृथ्वीमा पृथ्वीको सौन्दर्यता, यसले चाहिँ पृथ्वीको सौन्दर्यता कायम गर्छ। वातावरणीय महत्त्व वा वातावरणीय सेवाहरूमा सौन्दर्यताको लागि पृथ्वीको सौन्दर्यता कायम गर्छ, यो निकै महत्त्वपूर्ण छ। दोस्रो किन महत्त्वपूर्ण छ भन्नुहुन्छ भने यसले जीव भू रासायनिक चक्र, जीव भू रासायनिक चक्र सञ्चालन गर्छ। जीव भू रासायनिक चक्रभित्र कार्बन साइकल, अक्सिजन साइकल, नाइट्रोजन साइकल, अक्सिजन साइकल, नाइट्रोजन साइकल जस्ता साइकलहरू पर्दछ। त्यस कारणले जीव भू रासायनिक चक्र सञ्चालन गर्न मद्दत गर्छ। तेस्रो कुरा, यसले जीवहरूको अस्तित्व बचाउँछ, जीवहरूको अस्तित्व अस्तित्व बचाउन जैविकता वा पाइसे प्रणालीको महत्त्व छ। तेस्रो कुरा, यसले यसले चाहिँ पर्यावरणीय सन्तुलन, पर्यावरणीय सन्तुलन कायम गर्न, पर्यावरणीय सन्तुलन कायम गर्नको लागि पनि यो निकै महत्त्वपूर्ण छ। त्यस्तै गरेर यसले यसले वातावरणीय महत्त्वमा जस्तो जीवहरूको अस्तित्व, जीवहरूको अस्तित्व कायम गर्न अनि यसले चाहिँ विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरू, प्राकृतिक प्रकोपहरूको न्यूनीकरण, प्रकोपहरूको न्यूनीकरण गर्नु, न्यूनीकरण गर्नका लागि यो निकै महत्त्वपूर्ण छ। यसको आर्थिक महत्त्व पनि हुन्छ। हेर्नुहोस् आर्थिक महत्त्व भन्यो भने तपाईँले यसलाई छुट्टै छुट्टै प्रकारले लेख्न सक्नुहुन्छ। तर आर्थिक सेवाहरू पर्यावरणले दिने अथवा वातावरणले दिने अथवा जैविकताले दिने आर्थिक सेवाहरू के के छन्? जस्तो सबभन्दा ठुलो कुरा त कार्बन व्यापारबाट हामी मनकै लाभ लिन सक्छौँ, कार्बन व्यापारबाट लाभ लिन सक्ने अवस्था सिर्जना हुन्छ, लाभ लिन सक्ने अवस्था सिर्जना हुन्छ। जति हामीले कार्बन व्यापार अथवा कार्बन ट्रेड वातावरणलाई जोगाउँछौँ त्यति नै हामीले विश्व बजारबाट कार्बन व्यापार मार्फत लाभ लिन सक्छौँ। कार्बन व्यापार भन्ने छुट्टै टपिक छ, त्यसमा हामी यसको डिटेलमा हेरौँ। दोस्रो आर्थिक लाभ भनेको चाहिँ यसले औद्योगिक कच्चा पदार्थको आपूर्ति गराउँछ, औद्योगिक कच्चा पदार्थको आपूर्ति गराउँछ, उद्योग धन्दालाई चाहिने औद्योगिक कच्चा पदार्थको आपूर्ति गर्न मद्दत गर्छ। तेस्रो कुरा भनेको चाहिँ यसले बहुमूल्य जडीबुटीहरूको उपलब्धता दिन्छ होइन, उपलब्धता, बहुमूल्य जडीबुटीहरूको उपलब्धता प्राप्त गर्न मद्दत गर्छ, धेरैभन्दा धेरै जडीबुटीहरू हामीले प्राप्त गर्न सक्छौँ। त्यसै गरेर यसले पर्यटन व्यवसाय प्रवर्धन गर्न मद्दत गर्छ होइन, पर्यटन व्यवसाय प्रवर्धन गर्नु, पर्यटन व्यवसाय लाखौँ करोडौँ पर्यटकहरू चाहिँ विभिन्न देशबाट विभिन्न कुनाबाट आइरहेका हुन्छन्, तिनीहरूले विदेशी डलरहरू खर्च गर्छन्, स्थानीय उत्पादन स्थानीय बजारको पनि विस्तारीकरण गर्न मद्दत गर्छ। त्यसमा पर्यटन व्यवसाय प्रवर्धन गर्न पनि जैविकता वा पाइसे प्रणालीको महत्त्व छ। हरेक वर्ष लाखौँ पर्यटकहरू चितवन नेसनल पार्कमा किन आउँछन् भने यहाँको जैविकतालाई हेर्नको लागि आउँछन् होइन, त्यस कारण पर्यटन व्यवसायलाई प्रवर्धन गर्छ यसले। अर्को कुरा भनेको चाहिँ यसले चाहिँ यो रोजगारीका अवसरहरू सिर्जना गर्नु, रोजगारीका अवसर प्राप्त गर्न पनि मद्दत गर्छ। पर्यटन व्यवसाय प्रवर्धन भएपछि होटल व्यवसायहरू चल्ने भए त्यहाँ मानिसहरूले हजारौँ मानिसहरूले रोजगारीका अवसरहरू प्राप्त गर्न सक्छन्। त्यसरी यसको आर्थिक महत्त्वको कुरा गर्नुहुन्छ भने यसले चाहिँ इन्धनको स्रोतको रूपमा यसले काम गर्नुपर्छ। जस्तै दाउरा इन्धन बन्न सक्छ होइन, त्यसरी विभिन्न प्रकारका कोइलाहरू, त्यसै गरेर खनिज तत्त्वहरू पनि प्राप्त गर्न सकिन्छ। त्यस कारण यो चाहिँ इन्धनको स्रोतको रूपमा प्रयोग गरिन्छ। यसको अर्नामेन्टल भ्यालु पनि हुन्छ हेर्नुहोस्, अर्नामेन्टल भ्यालु, विभिन्न प्रकारको गहनाहरू, विभिन्न जात जातिहरूले विभिन्न प्रकारका गहनाहरू जीव जीवातको अवशेषलाई गहना बनाएर लगाइरहेका हुन्छन् होइन, यो चाहिँ गहनाको स्रोतको रूपमा, अर्नामेन्टल भ्यालु भनेको गहनाको स्रोतको रूपमा पनि परिचालन गर्न सकिन्छ यो जैव विविधतालाई अथवा पारिस्थितिक प्रणालीलाई। त्यसैले यसले अर्को चाहिँ नियमित सेवाहरू दिन्छ हेर्नुहोस्, रेगुलेटिङ सेवा हुन्छ नियमित सेवाहरू प्रदान गर्न मद्दत गर्छ, नियमित सेवाहरू अथवा यसलाई रेगुलेटिङ सर्भिस हुन्छ भने रेगुलेटिङ सर्भिसहरू पनि दिइरहेको हुन्छ। त्यो रेगुलेटिङ सर्भिस भनेको चाहिँ के हो भन्नुभयो भने तपाईँ हामीले नगए नभए पनि नचाहे पनि आई प्राप्त भइरहने सेवा, जस्तो यसले अक्सिजनको प्रवाह गर्छ, अक्सिजन अक्सिजनको प्रवाह अथवा आपूर्ति गरिरहेको हुन्छ, जीव जीवात्माहरू जति धेरै भयो त्यति अक्सिजनको आपूर्ति हुन्छ अथवा वनस्पतिहरू धेरै भयो, यसले गर्दाखेरि पानीको शुद्धिकरण हुन्छ, पानीको शुद्धिकरण होइन, यो चाहिँ प्युरिफिकेसन अफ वाटरको लागि पनि जैविकता अथवा पारिस्थितिक प्रणालीको महत्त्व छ। त्यसैले यसले विभिन्न प्रकारका यो विभिन्न प्रकारका खाद्यान्नहरूको उपलब्धता गराइरहेको हुन्छ होइन, खाद्यान्नहरूको उपलब्धता गर्नुहुन्छ। त्यसै गरेर यसले नियमित सेवाको रूपमा यसले जीवहरूको जीवहरूलाई वासस्थान प्रदान गर्दा जीवहरूलाई वासस्थान प्रदान गर्न मद्दत गर्छ। त्यसरी यसले नियमित सेवाहरू अथवा रेगुलेटिङ सेवाहरू प्रवाह गर्छ। अरू चाहिँ अन्य सेवामा तपाईँ राख्न सक्नुहुन्छ, अन्य सेवाहरू अथवा यसको चाहिँ विविध महत्त्व भनेर तपाईँ छुट्टै राख्न पनि सक्नुहुन्छ। अन्य सेवाहरूमा यसले चाहिँ यो विश्वमा उत्सर्जन भएको औद्योगिक ग्यासहरूको सन्तुलन कायम गर्न मद्दत गर्छ। धेरै देशहरूले कार्बन डाइअक्साइड ग्यासहरू निकालेका हुन्छन्, यसले खपत गरिदिन्छ, त्यस कारण यो चाहिँ औद्योगिक सन्तुलन कायम गर्छ। यसले पृथ्वीको तापक्रम नियन्त्रण गर्छ, जहाँ जैविकता अथवा पारिस्थितिक प्रणाली धेरै हुन्छ यसले चाहिँ पृथ्वीको तापक्रमलाई नियमित गर्न मद्दत गरिरहेको छ होइन। त्यसै गरेर यसले अन्य सेवाहरूमा यसले प्राकृतिक यो चाहिँ जात विशेषहरूलाई होइन जात विशेषलाई यसले वासस्थान खाद्यान्नको उपलब्ध गराउँछ, जस्तो राउटीहरू जङ्गलमा बस्छन् होइन, यो चाहिँ निश्चित जात जातिका लागि यसले होइन यो चाहिँ प्रकृतिमै भर पर्ने, जुन चाहिँ प्रकृतिमै भर पर्छ, प्रकृतिमा भर पर्ने मानव जातिका लागि पनि यसले विभिन्न सेवाहरू दिन्छ। जस्तै दाउडीहरू वनमा बस्छन्, कन्दमूल खान्छन् होइन, त्यही उनीहरूको चाहिँ संस्कृतिहरू निर्माण भइरहन्छ। अर्को तपाईँले छुट्टै टपिक राखेर पनि गर्न सक्नुहुन्छ, सांस्कृतिक सेवाहरू अथवा यसको सांस्कृतिक महत्त्व भने पनि हुन्छ है, सांस्कृतिक सामाजिक सेवाहरू यसले दिइरहेको हुन्छ। जस्तो सामाजिक तथा सांस्कृतिक सेवाभित्र के पर्छन् त भन्दा, विभिन्न प्रकारका यसले चाहिँ धर्म संस्कार र संस्कृतिहरूको संरक्षण गर्न मद्दत गरिरहन्छ। अथवा कसरी धर्मको संस्कृति संरक्षण गर्छ भन्दा, कुनै धर्ममा पुकारको पूजा गरिन्छ होइन, त्यसै गरेर वरको पूजा गरिन्छ, तुलसीको पूजा गरिन्छ, यसरी यसले चाहिँ हाम्रो जैविकता अथवा पारिस्थितिक प्रणालीमा यी तत्त्वहरू हुने भएको कारणले गर्दा यस यस धर्म संस्कृतिहरूको संरक्षण गर्न पनि मद्दत गर्छ। जस्तो वर पिपलको पूजा गर्ने त्यसै गरेर तुलसी रोप्ने होइन, अथवा यस्ता कुराहरू चाहिँ धर्म संस्कृति जगेर्ना गर्ने कुराहरू भइरहेको छ। अर्को सामाजिक सांस्कृतिक महत्त्वमा यसले मनोरञ्जनका क्रियाकलापहरू मद्दत गर्छ। मनोरञ्जनका क्रियाकलापहरू जस्तै पिकनिक जान्छौँ हामी होइन, पिकनिक जान्छौँ, शैक्षिक भ्रमणहरू जान्छौँ, यस्तो भ्रमणहरू जाँदा हामी कहाँ जान्छौँ, चितवन नेसनल पार्क जाउँला, अथवा पिकनिक जाँदा पनि अलिक वातावरणमा एकदम स्वच्छता भएको त्यस्तो ठाउँहरूमा जान्छौँ। त्यस कारणले मनोरञ्जनका क्रियाकलापहरूमा पिकनिक शैक्षिक भ्रमण यस्तो गर्नमा पनि यसले मद्दत गरिरहेको छ। यसरी सामाजिक सांस्कृतिक सेवाहरू पनि प्रदान गर्न सक्छ। अर्को भनेको यसले विभिन्न अध्ययन अनुसन्धान गर्न सहयोग पुर्याइरहन्छ। अध्ययन अनुसन्धान गर्नको लागि सहयोग पुर्याइरहेको छ। हरेक वर्ष चितवन नेसनल पार्क अथवा सगरमाथा नेसनल पार्कमा लाखौँ वैज्ञानिकहरू त्यसरी विद्यार्थीहरू शैक्षिक भ्रमण मार्फत विद्यार्थीहरू गएर किन त्यहाँका जीवविवादहरूको अस्तित्वलाई अध्ययन अनुसन्धान गर्ने खोज गर्ने होइन वैज्ञानिक खोज गर्ने कामहरू पनि यसबाट चाहिँ सम्भव हुन्छ। र अहिले विश्वमा बढ्दै गएका जलवायु परिवर्तन असरहरूलाई न्यूनीकरण गर्न हरित बायो ग्यासको उत्सर्जन खपत गर्न जैविकतामा पाइसी प्रणालीको ठुलो महत्त्व हुन्छ भनेर तपाईँले यसरी यसलाई चाहिँ धेरै एङ्गलबाट लेख्न सक्नुहुन्छ। र जाँचमा यति तयारी गर्नु भने तपाईँलाई आर्थिक महत्त्व लेख अथवा जैविकता वा पाइसी प्रणालीको वातावरणीय महत्त्व लेख अथवा यसले प्रदान गर्ने वातावरणीय सेवाहरूको बारेमा लेख होइन भनेर यसरी तपाईँले जसरी क्वेसन सोधे पनि यो चाहिँ गर्न सक्नुहुन्छ। सेवा भन्नु महत्त्व भन्नु आवश्यकता भन्नु औचित्य भन्नु एउटै कुरा। अब यो पाइसी प्रणाली जैविकताको आवश्यकता औचित्यता महत्त्व भनेपछि अब तपाईँले यसका ह्रास हुनका कारणहरू पनि जान्नुपर्छ। ह्रास हुनका केही कारणहरू छन् मेजर कारणहरूको बारेमा तपाईँलाई म भन्छु। जैविकताहरू ह्रास हुनका कारण ह्रास हुनका कारणहरू के हुन् यो कारणहरू चाहिँ खोजाउनुपर्ने हुन्छ। के हुन् त ह्रास हुनका कारण भन्दा पहिलो कारण चाहिँ अहिले विश्वमा बढ्दै गएको हरित बायो ग्यासको उत्सर्जन बढ्दो हरित बायो ग्यासको बढ्दो उत्सर्जनलाई लिन सक्छौँ। विश्वव्यापी रूपमा ग्रिन हाउस ग्यास भन्ने बित्तिकै छवटा ग्यासलाई ग्रिन हाउस ग्यास भन्ने थाहा छ नि। कुन कुन ग्यास हुनुहुन्छ ग्रिन हाउस ग्यासमा सबैभन्दा महत्त्वपूर्ण ग्यासको भूमिका कुन ग्यासको हुन्छ कार्बन डाइअक्साइड जसको भूमिका 57% हुन्छ। त्यसपछि मिथेन हुन्छ जसको भूमिका 12% हुन्छ। तेस्रो चाहिँ नाइट्रस अक्साइड जसको भूमिका 6% हुन्छ। त्यसै र परफ्लोरोकार्बन सल्फर हेक्साफ्लोराइड जस्ता ग्यासहरूलाई हामी हरित बायो ग्यास भन्छौँ। यसको अलावा अन्य तिनवटा ग्यास पनि छन् जस्तो एउटा क्लोरोफ्लोरोकार्बन अर्को चाहिँ वाटर भापर र अर्को ओजन यी ग्यासहरूलाई हामी हरित बायो ग्यास भन्छौँ। यी हरित बायो ग्यासहरू मानवीय तथा प्राकृतिक कारणले आफै पनि उत्सर्जन भइरहन्छ। यसरी यो हरित बायो ग्यासहरूको उत्सर्जन बढ्यो भने पृथ्वीको तापक्रम पनि बढ्छ। पृथ्वीको तापक्रम बढ्दै जाँदा पाइसी प्रणाली जैविकताहरू लोप भएर जान सक्छ। त्यस कारण यो पनि एउटा मेजर कारणको रूपमा लिन सक्छ। दोस्रो कारण हो बढ्दो औद्योगिकरण र अव्यवस्थित सहरीकरण। अव्यवस्थित सहरीकरणका कारण पनि जैविकताहरू लोप हुँदै गएका छन् र पाइसी प्रणालीहरू सुक्दै अथवा साङ्गुरिँदै गएका छन्। तेस्रो आणविक विस्फोटन विश्वव्यापी रूपमा भएका आणविक विस्फोटनहरू आणविक क्षेपास्त्रहरूको प्रयोग आदिका कारण चाहिँ पाइसी प्रणालीहरू बिस्तारै अथवा जैविकताहरू नाश हुँदै गएका छन्। अर्को चाहिँ वन डढेलो वन विनाश भन्नुहोस् होइन वन विनाशभित्र दुईवटा कुरा तपाईँले लेख्न सक्नु भएन। एउटा वन डढेलो जस्तो अस्ट्रेलियामा मात्रै वनमा आगो लाग्दा 50 करोड प्रजातिहरू मरे। क्यान यु इमेजिन हेर्नु त 50 करोड प्रजातिको एउटै च्यान भयो। जस्तै यसरी वन विनाशले लाखौँ करोडौँ प्रजातिहरूको नष्ट गर्छ भने अर्को वन विनाशहरूको कारण चाहिँ वन अतिक्रमणका कारण पनि वन विनाश हुन्छ। यो मानवीय अतिक्रमण उद्योग धन्दा कलकारखाना निर्माण गर्नको लागि वा चाहिँ विभिन्न प्रकारका यो चाहिँ बस्तीहरू निर्माण गर्न सहरीकरणलाई बढाउनका लागि पनि वन विनाश भएर आउँछ। यो वन अतिक्रमणका कारण पनि जैविकताको कारण हुन्छ। अर्को चाहिँ बढ्दो चोरी निकासी यो विश्वव्यापी रूपमै जीवजीवको अस्तित्वलाई कायम चाहिँ नष्ट गर्नको लागि होइन चोरी निकासीहरू बढिरहेको छ। बाघ मार्ने गैँडाहरू मार्ने यसै विभिन्न बहुमूल्य जडीबुटीहरू चोर्ने यस्तो क्रम चाहिँ बढेको छ। सो बढ्दो चोरी निकासी यो पनि अर्को कारण हो। अर्को मेजर कारण रासायनिक मल तथा कीटनाशक विषादीको प्रयोग विषादीहरूको बढ्दो प्रयोगका कारण पनि जैविकता वा पाइसी प्रणालीहरू नाश हुँदै गएका छन्। विभिन्न प्रकारका औषधीहरू रासायनिक मलहरू चाहिँ विनाश हुँदै मतलब त्यसले चाहिँ जीवजीवको अस्तित्वलाई सङ्कट पार्छ। अर्को कारण चाहिँ प्राकृतिक प्रकोपलाई छोडाउनु हुँदैन तपाईँले। प्राकृतिक प्रकोपहरू जस्तै बाढी पहिरो होइन ज्वालामुखी विस्फोटन भूकम्प जस्ता प्राकृतिक प्रकोपहरूका कारण पनि लाखौँ करोडौँ जीवजीवको अस्तित्व नष्ट भयो। यो पनि अर्को मेजर कारणहरू पनि लिन सक्छ। अर्को कारण चाहिँ जैविकताहरू नाश हुनुको कारण चाहिँ बढ्दो मरुभूमिकरण विश्वव्यापी रूपमा मरुभूमिकरण बढ्दो छ भन्नुहोस्। मरुभूमिकरण एक्सपान्सन हुँदै गइरहेको छ त्यसले गर्दा पनि जलवायु परिवर्तन पाइसी प्रणालीहरू लोप हुने क्रममा छ। यसरी तपाईँले जैविक विविधता अथवा पाइसी प्रणाली लोप हुने कारणहरू के हो भनेर हेर्न सक्नुहुन्छ। अब अलिकति तथ्याङ्कमा अवस्थामा जान सक्नुहुन्छ है, नेपालमा पारिस्थितिक प्रणालीको अवस्था के छ वा जैविकताको अवस्था के छ भन्यो भने तपाईँले यहाँ अवस्था अथवा यसको चाहिँ नेपालमा नेपाल धनी छ कि जैविकतामा धनी हुनका कारण के हो भनेर पनि सोध्न सक्छ। यसको अवस्था हेर्नुहोस् भने नेपाल जैविकता विश्वमा 25 स्थानमा छ भने नेपालमा यो एसियामा चाहिँ 11 स्थानमा रहेको मानिन्छ नेपाल है साथीहरू। नेपालको अवस्था हेर्नुहुन्छ भने नेपाल विश्वमा जैविकता 25 एसियामा 11 स्थानमा रहेको छ। मोगाबे डट कम भन्ने वेबसाइटले के भन्छ, मोगाबे डट कम भन्ने वेबसाइटले नेपाल जैविकता विश्वमा 49 र एसियामा चाहिँ 12 स्थानमा रहेको छ भनेर भन्छ। यसरी हेर्नुहुन्छ भने नेपालको अवस्था यो कम्पेयर गर्दाखेरि चाहिँ इन कम्पेयर टु अदर कन्ट्री विश्वमा जैविकतामा धनी राष्ट्र भनेको ब्राजिल हो, त्यसपछि कोलम्बिया हो, त्यसपछि इन्डोनेसिया, चौथोमा चिन, पाँचौँमा मेक्सिको, यी टप 5 कन्ट्रिजहरू। त्यसको तुलना गर्दाखेरि नेपाल पनि धनी नै छ जैविकताको दृष्टिकोणले हेर्नुहुन्छ भने, विभिन्न सरकारी दस्तावेजहरूमा हेर्नुहुन्छ भने जैविकतामा 25 र एसियामा 11 स्थानमा रहेको पाइन्छ। भनेको यो वेबसाइट हो र यसले 2016 प्रकाशन गरेको एउटा तथ्याङ्क अनुसार चाहिँ यो यो डेटा चाहिँ हामीले अहिले पनि प्रयोग गरिरहेछौँ। तर तपाईँलाई यो जरुरी छैन, नेपालको सरकारी दस्तावेजहरूले यही कुरा भन्छ, 25 र 11 नै भन्छ, यसलाई नै फोकस गर्नुभएको हुन्छ। अब नेपाल जैविकतामा धनी राष्ट्र हो अथवा पारिस्थितिक प्रणालीमा धनी राष्ट्र हो, यो धनी हुनका धनी भन्न मिल्ने आधारहरू के हुन्, त्यो आधारहरू तपाईँले सोध्न सक्छ। अथवा नेपाल जैविकतामा धनी राष्ट्र हो अथवा पारिस्थितिक प्रणालीमा धनी राष्ट्र हो भनेर यो यो भनाइलाई पुष्ट्याउँदै अथवा प्रश्न पार्दै भनेर भन्न सक्छ। प्रश्न पार्दै पुष्टि गर्दै भन्यो भने तपाईँले तथ्याङ्क अलिकति तथ्याङ्क दिनुपर्ने हुन्छ, के कारणले नेपाल जैविकतामा धनी भयो अथवा पारिस्थितिक प्रणालीमा धनी छ त भन्दाखेरि नेपाल जैविकतामा धनी राष्ट्र हो अथवा यो चाहिँ पारिस्थितिक प्रणालीमा नेपाल धनी राष्ट्र हो भन्दाखेरि चार पाँचवटा तथ्याङ्कहरू अलिकति तपाईँले ध्यान दिनु, त्यो चाहिँ त्यो लेख्दाखेरि अलिक बढी पुष्टि हुन्छ। सो नेपाल जैविकतामा धनी राष्ट्र हो, कतिौँ धनी रहेछ, 25 र एसियामा 11 धनी राष्ट्र हो। यो हुनाका कारणहरू के हुन् भन्दा पहिलो कुरा त हामी नेपाल चाहिँ यो नेपालमा 5 प्रकारको माटो छ, हेर्नुहोस् 5 प्रकारका माटो, 5 प्रकारको हावापानी छ नेपालमा, हावापानी पनि 5 प्रकारको छ। त्यसरी हामीसँग 5 प्रकारका वनहरू छन्, प्राकृतिक रूपमा हेर्यो भने 5 प्रकारका वनहरू छन्, उपोष्ण सदाबारे सदाबार वन, समशीतोष्ण कोणधारी वन, त्यस्तै पतझर वन लगायतका वनहरू, हावापानी त्यही प्रकारको छ। अब माटो हेर्नुहुन्छ भने यो चाहिँ पाङ्गो माटो, रातो पत्थर, रातो पुस्तो माटो, पत्थर के अरे यो चाहिँ तलैया माटो लगायतका माटो। हामीसँग 59 मिटर उचाइदेखि समुद्र सतहबाट 59 मिटर उचाइदेखि लिएर 8848 मिटरसम्मको उचाइको भौ धरातलीय स्वरूप छ, यति धेरै भेरिएसनको यो भौगोलिक स्वरूप छ, यसले गर्दा पनि हामी चाहिँ एकदमै धनी छौँ। अर्को धनी हुनको कारण चाहिँ नेपाल कृषि प्रधान देश हो, यसको मेजोरिटी भनेको उद्योग होइन, यो औद्योगिक मूलक होइन, हामी कृषि प्रधान देश हौँ। कृषि प्रधान देश भएको कारणले जीव जीवाद्वारा बाँच्न सक्ने प्रशस्त आधारहरू छ, यो पनि एउटा। अर्को मेजर कारण भनेको न्यून औद्योगिकरण, नेपालमा औद्योगिकरण चाहिँ अत्यन्त न्यून छ, थोरैभन्दा थोरै उद्योग धन्दा कारखाना चलाएका छन्, त्यसले गर्दा पनि यो चाहिँ त्यति जैविकता नष्ट हुन पाएका छैन। अर्को मेजर कारण नेपाल जैविकता धनी हुनको अर्को कारण चाहिँ हामीसँग वन क्षेत्र छ, हेर्नुहोस् वन क्षेत्र पनि प्रशस्त छ, झन्डै हामीसँग 44.74% वन छ, जबकि कुनै पनि देशमा स्वच्छ वातावरण कायम हुनलाई 43% वनको आवश्यकता पर्छ। सो वी आर इन द सेफ जोन, 44.74% हामीसँग वन क्षेत्र छ। अर्को हामीले धनी भन्नुको कारण हामीसँग 118 प्रकारका पारिस्थितिक प्रणालीहरू छन्, 118 प्रकारका पारिस्थितिक प्रणालीहरू रहेका छन् होइन, यो पनि एउटा अर्को एउटा कारण चाहिँ मान्दछ। त्यसरी हामीसँग प्रशस्त पानीका स्रोतहरू छन्, हामी जलस्रोतमा विश्वको दोस्रो जलस्रोतमा दोस्रो धनी राष्ट्र हौँ, दोस्रो धनी राष्ट्र भएको कारणले पनि नेपाल जैविकतामा अथवा पारिस्थितिक प्रणालीमा धनी छ भनेर यी तथ्याङ्कहरूलाई तपाईँले पुष्टि गर्नु हो भने यी तथ्याङ्क राख्नु भने जग्गा नेपाल जैविकतामा धनी राष्ट्र हो भनेर यसलाई भन्न सक्छ। अर्को कारण भनेको चाहिँ हामी मरुभूमि विहीन राष्ट्र हेर्नुहोस् है, मरुभूमि विहीन राष्ट्र हामीसँग त्यस्तो मरुभूमि छैन होइन, मरुभूमि विहीन राष्ट्र हुँदाखेरि अथवा मरुभूमि हुँदाखेरि धेरै जीव जीवाद्वारु को अस्तित्व चाहिँ कायम हुन सक्दैन थियो होइन. अब यहाँ धेरै ती कुराहरू थाहा छ हामीसँग 23.3 संरक्षित क्षेत्र छ, संरक्षित क्षेत्रहरू छन्. त्यसले गर्दा जैविकतामा नेपाल भनिराख्छ भनेर यसरी हामी भन्न सक्छौँ. नेपालको भू धरातले स्वरूप पनि त्यस्तै छ, पहाड हिमाल तराई सबै खालका भौगोलिक स्वरूपहरू छन् होइन. यो चाहिँ बहुआयामिक भौगोलिक स्वरूप छ नेपाल, बहुआयामिक आयामिक भौगोलिक भू धरातले स्वरूप छ. भू धरातलीय स्वरूप रहनु यो पनि अर्को मेजर कारण हो. बहुआयामिक भनेको चाहिँ जस्तो हिमाल होइन, हिमाल झन्डै हामीसँग 15% हिमाली क्षेत्र छ. पहाडको चाहिँ हामीसँग 68% जति पहाड छ. त्यसरी तराई हामीसँग झन्डै 17% जति तराई छ. त्यसरी हेर्नुहुन्छ भने नेपालमा जैविकतामा धनी हुनको मेजर कारणहरू हो, यिनै कारणहरू हुन् भनेर तपाईँले यसलाई चाहिँ अलिकति पुस्तै गर्न सकिन्छ. अन्त नेपाल पारिसिक प्रणालीमा नेपाल चाहिँ धनी हुनको कारण अथवा जैविकतामा धनी हुनको कारण भनेर सोध्यो भने यस्तै प्रकारले तथ्याङ्कलाई प्रेजेन्ट गर्नु भन्ने भइहाल्छ. अब अर्को मेजर इस्यु बाँकी नै छ. कहिले काहीँ के सोध्छ भने पारिस्थितिक प्रणालीको संरक्षणका लागि गरेका प्रयास वा जैविक विविधता संरक्षणका लागि गरेका प्रयास भनेर सोध्छ. प्रयासहरू चाहिँ के हुन्छ? प्रयासहरू चाहिँ यहाँ पनि सोध्यो पारिस्थितिक प्रणालीको संरक्षणका प्रयास भन्नुहोस् वा जैविक विविधता संरक्षणका लागि गरेका प्रयास, संरक्षणका लागि गरेका प्रयास भनेर सोध्छ तपाईँ. प्रयासहरू उल्लेख गरेर भन्छ. अब यो प्रयास लेख्नु अलिकति तपाईँले अलिकति ब्रोडली सोच्नुपर्ने हुन्छ. प्रयास भनेको के हो? नेपालले मात्रै गरेको प्रयास हो अथवा यो विषय नेपालसँग मात्रै सम्बन्धित छ भने नेपालका प्रयास मात्रै लेख्ने, यो विषय चाहिँ विश्वव्यापी विषय हो भन्ने लाग्छ भने दुइटै खालको प्रयास हुन्छ के? एउटा विश्वव्यापी प्रयास हुन्छ, अर्को नेपालले गरेको प्रयास हुन्छ. त्यसमा यसलाई क्याटेगोरिकली छुट्याएर लेख्नु पर्छ. अब यस्तो प्रयास लेख्दाखेरि चाहिँ सामान्यतया हामी दुई भागमा बाँडेर लेख्छौँ. एउटा चाहिँ अन्तर्राष्ट्रिय प्रयास भन्छौँ, विश्वव्यापी रूपमा भएको प्रयास हुन्छन्. अर्को चाहिँ राष्ट्रिय प्रयास अथवा नेपालले गरेको प्रयास भनेर यसरी यसलाई चाहिँ छुट्याउनु पर्ने हुन्छ. अब विश्वव्यापी रूपमा के के प्रयासहरू गरिए र नेपालले के प्रयास गर्यो जैविक र पारिस्थितिक प्रणालीको जगेर्ना गर्नका लागि भन्ने विषय आयो भने तपाईँले अब यसलाई चाहिँ अलिकति अगाडिबाट जानुपर्ने हुन्छ. खास गरी वातावरणको इस्युहरू कहिलेबाट आएको भन्नुहोस् त विश्वमा वातावरणका इस्युहरू कहिलेबाट आयो भने विश्व कहिलेबाट त्यो त एउटा मेजर फेज हो. त्योभन्दा अझै अगाडिदेखि वातावरणका कुराहरू आयो. खास गरी वेरी गुड, संयुक्त राष्ट्रको स्थापना भएपछि खास गरी दोस्रो विश्वयुद्धपछि, विश्वयुद्धपछि वातावरण विषय किन जल्दो बल्दो बन्दै गयो भन्नुहुन्छ भने दोस्रो विश्वयुद्धभन्दा अगाडि वातावरणको विषयलाई कसैले चासो दिँदैन थियो, खासै चासो थिएन. न्यून जनसङ्ख्या थियो, न्यून औद्योगिकरण थियो, विश्वमा चाहिँ जता चाहिँ नेचुरल रिसोर्सेसहरू प्रयुक्त रूपमा थिए, विकास निर्माणका औद्योगिकरणकोले तीव्रता पाएको थिएन. जब विश्वमा औद्योगिक जब विश्वमा दोस्रो विश्वयुद्ध अन्त्य भएर संयुक्त राष्ट्रले विश्वलाई लिड गर्न थाल्यो अथवा शान्ति स्थापनाको लागि मेजर भूमिका खेल्दै जाँदाखेरि विश्वव्यापी रूपमा आइडिआरडी आइएमएफ जस्ता चाहिँ यो वित्तीय संस्थाहरूको स्थापना भयो. आइबिआरडी भनेको इन्टरनेसनल ब्याङ्क अफ रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट. त्यसले चाहिँ के गर्न थाल्यो भने अर्थहरूमा लोनहरू प्रवाह गर्न थाल्यो, खास गरी युद्धले क्षेत्र विच्छेद भएका मुलुकहरू, त्यो भनेको युरोपियन मुलुकहरू, खास गरी अमेरिकी मुलुकहरूलाई व्यापक रूपमा लोनहरू दिन थाल्यो. त्यसपछि ती देशहरूले त्यो लोनलाई चाहिँ पुनर्निर्माणका कार्यहरूमा औद्योगिकरणको कार्यमा तीव्रताको रूपमा प्रयोग गर्न थाल्यो. यति प्रयोग गरी 50 र 60 दशकमा उनीहरूले व्यापक रूपमा चाहिँ त्यसलाई चाहिँ अन्धधुन्ध रूपमा विकास गरियो. विकास गरेपछि वातावरणका विषय जल्दो बल्दो बनेर आयो, विश्वमा औद्योगिक ग्यासहरू निस्किँदै गयो, हरेक ग्यासको उत्सर्जन बढ्दै गयो, वन विनाश हुँदै गयो. त्यसले गर्दाखेरि वातावरणका इस्युहरू चाहिँ अब झन् चाहिँ महत्त्वपूर्ण बन्दै आयो. खास गरी 1948 आइयुसिएन भन्ने संस्थाको स्थापना भयो. 1948 आइयुसिएनको स्थापना भयो. आइयुसिएन भनेको इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर हो है, इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचरको स्थापना भयो. र यही संस्थाले सन् 1964 यो संस्थाले आइयुसिएनले चाहिँ के गर्यो भने सन् 1964 यसले चाहिँ रेड डाटा लिस्ट प्रकाशन गर्न सुरु गर्यो. रेड डाटा लिस्टको प्रकाशन सुरु गर्यो. रेड क्याटालिस्टमा एक्सटिङ भनेको लोप लोपोन्मुख अथवा लोप भइसकेका, एक्सटिङ भनेको लोप भइसकेका, अर्को चाहिँ इन्डेन्जर भनेको खतराको सूचीमा रहेका, र अर्को लो रिस्क भएका, रिस्क त छ तर कम रिस्कमा भएका जीवनलाई क्याटेगोराइज गर्न थाल्यो, र त्यो क्याटेगोराइज गरेपछि अझ यसले बढी चाहिँ महत्त्व पाएको पाइन्छ। अब त्यसपछि 1961 हेर्नुहोस् है, 1961 WWF भन्ने संस्थाको स्थापना भयो। WWF भनेको चाहिँ इन्टरनेसनल यो वर्ल्ड वाइल्ड लाइफ फन्ड भन्छ है, विश्व वन्यजन्तु कोष भनिन्छ। यो विश्व वन्यजन्तु कोषको स्थापना भयो, र यो विश्व वन्यजन्तु कोषको स्थापना भएपछि यसले चाहिँ वन्यजन्तुहरूको संरक्षण गर्ने, यिनीको बासस्थानको संरक्षण गर्ने कुरामा यसले चाहिँ लिडिङ गर्न थाल्यो। र WWFको लोगोमै रेड पाण्डाको चित्र राखेको छ होइन, चिची नामक पाण्डाको चित्र राखेको छ, दुर्लभ पक्षीहरूको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन्छ। त्यसपछि तपाईँले अर्को याद गर्नुपर्ने कुरा भनेको चाहिँ सन् 1970 दशकमा, 1970 हामी पृथ्वी दिवस मनाउन थाल्यौँ। पृथ्वी दिवस कहिले मनाइन्छ, अप्रिल 22 पृथ्वी दिवस मनाउन थाल्यौँ। पृथ्वी दिवस मनाउने यो क्रम चाहिँ सुरु भयो। त्यसरी 1971 तपाईँले सम्झिनु होला, 1971 एउटा चाहिँ वातावरणीय भविष्य सम्बन्धी हेल्सिङ्की सम्मेलन भयो, र इरानमा चाहिँ इरानको रामसार भन्ने ठाउँमा रामसार महासन्धि भयो, रामसार महासन्धि भन्छ है, 1971 भनिन्छ है, इरानको रामसार भन्ने ठाउँमा रामसार महासन्धि भयो। रामसार महासन्धिले खतराकमा को सूचीमा रहेका यो चाहिँ विभिन्न प्रकारका जीव जीवात्मको रक्षा गर्नुपर्छ भनेर, यो के अरे सिमसार क्षेत्र, सरी सिमसार क्षेत्रको रक्षा गर्नुपर्छ भनेर, सिमसार क्षेत्रको रक्षा गर्नको लागि सिमसार क्षेत्रहरूको सूची प्रकाशन गर्न थाल्यो, जसलाई हामी रामसार सूची पनि भन्छौँ। यसलाई भर हरेक वर्षको फेब्रुअरी 2 विश्व सिमसार दिवस भनेर पनि मनाइने त्यहीँबाट सुरु भयो। 1971 फेब्रुअरी 2 यो रामसार महासन्धि भएको थियो, यसले पनि जीवजालको अस्तित्वलाई बचाउन निकै ठुलो प्रयास गरेको छ। त्यसरी तपाईँले 1972 सम्झिनु सक्छ, 1972 स्टकहोम सम्मेलन, स्टकहोम सम्मेलन जसले युएनइपीको स्थापना गर्यो, युएनइपीको स्थापना भयो है। युएनइपी भनेको युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम अथवा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम भन्छ। यसको स्थापना भएपछि यो वातावरणको विषय अथवा यो चाहिँ पारिस्थितिक प्रणाली जैविकताको संरक्षण गर्ने विषयलाई उल्लेख गर्छ। त्यसपछि 1973 हेर्नुहोस्, 1973 साइटिस महासन्धि भयो, साइटिस महासन्धि, साइटिस महासन्धि भनेको यो कन्भेन्सन इन्टरनेसनल ट्रेड अफ इन्डेन्जर स्पेसिस अफ ओराइन फन्डमा, यसले जीवहरूको अवैध चोरी निकासीलाई रोक्छ, अवैध चोरी निकासीलाई रोक्न प्रतिबन्ध लगाउनको लागि यो महासन्धि गरेको थियो 1973 मार्च 3 र लागु थियो 1975 लागु भयो। यो महासन्धि पनि निकै महत्त्वपूर्ण छ जीव जीवनको अस्तित्व कायम गर्न। त्यसपछि 1974 विश्व वातावरण दिवस मनाउन थालियो, विश्व वातावरण दिवस कहिले मनाइन्छ, हरेक वर्षको जुन 5 तारिकलाई विश्व वातावरण दिवस भनेर मनाइन्छ, यसरी यो चाहिँ मनाउन थालिएको। त्यसपछि सन् 1980 जैविक विविधताको संरक्षणको अवधारणा आयो, जैविक विविधता संरक्षणको अवधारणा आएको। त्यसपछि सन् 1992 पृथ्वी शिखर सम्मेलन भन्छ, जसलाई पृथ्वी शिखर सम्मेलन भनिन्छ होइन, पृथ्वी शिखर सम्मेलन भयो, ब्राजिलको रियो द जेनेरियोमा पृथ्वी शिखर सम्मेलनको आयोजना गर्यो, जसलाई रियो सम्मेलन पनि भन्छ, रियो सम्मेलन भनिन्छ, र रियो सम्मेलन एउटा वातावरण क्षेत्रको सबैभन्दा ठुलो सम्मेलन मानिन्छ। यो जुन 3 देखि 14 तारिकसम्म झन्डै 12 दिनसम्म सञ्चालन भएको थियो, र पृथ्वी शिखर सम्मेलनले 4 विषयवस्तुमा महासन्धि गरेको छ, त्यो तपाईँले जानिराख्नुहोस् है। के 4 भन्दा एबिसिआर भनेर जान्नुहोस्, एबिसिआर, ए भनेको एजेन्डा 21, बी फर बायोडाइभर्सिटी, सी फर क्लाइमेट चेन्ज, र एफ फर फरेस्ट कन्जर्भेसन प्रिन्सिपल अथवा वन संरक्षणको सिद्धान्त। यी कुराहरू चाहिँ यसले लागू गर्यो, यो चाहिँ एफ भनेको वन संरक्षणको सिद्धान्त। यहाँ तपाईँले 2 उल्लेख गर्नुभएको हुन्छ पृथ्वी शिखर सम्मेलनमा, यो तपाईँको टपिक अनुसार एउटा चाहिँ बायोडाइभर्सिटी महासन्धि, बायोडाइभर्सिटी महासन्धि कहिले भयो, 1992 भयो, यो महासन्धि, त्यसपछि दोस्रोमा चाहिँ फरेस्ट कन्जर्भेसन प्रिन्सिपल अथवा वन संरक्षणको सिद्धान्त भन्छ। फरेस्ट कन्जर्भेसन प्रिन्सिपल वन संरक्षणको सिद्धान्त यो लागू भयो, यो पनि निकै महत्त्वपूर्ण छ। त्यसपछि सन् 2010 जानुभयो भने चाहिँ एक्चुली सन् 2010 जापानमा जापानको नागोया भन्ने सहरमा नागोया प्रोटोकल गरियो। नागोया प्रोटोकल केसँग सम्बन्धित छ भने यो जैविक विविधताको संरक्षणसँग सम्बन्धित छ। संरक्षण संवर्धन दिगो उपयोग भनेर भन्छ भने सन् 2011-2030 लागि आइटी टार्गेट भनेर निर्धारण गरियो। आइटी टार्गेट सुन्नुमा थियो, आइटी टार्गेट भनेको यही हो, जैविकतासँग सम्बन्धित छ। निस्किबाको अस्तित्व कायम गर्नको लागि यसले आइटी टार्गेटमा यो जापानको आइटी भन्ने सहरमा भएको सङ्ग्रह यो चाहिँ टार्गेट भएको यसले चाहिँ के भन्छ भने आइटी टार्गेटले 30 लक्ष्यहरू निर्धारण गरेको छ। जैविकता संरक्षण गर्नको लागि 30 लक्ष्यहरू यसले निर्धारण गरेको अवसर छ। यो आइची भनेको जापानको एउटा सहर हो। सन् 2011-2030 लागि यो दैविकताको लक्ष्यहरू पुरा गर्नको लागि यसले आइची टार्गेट भन्छौँ, यो आइची टार्गेट्सहरू निर्धारण गरेको अवस्था छ। त्यसपछि सन् 2016-2030 लागि डिगो विकास लक्ष्य एसडिजी भन्छ यसलाई, डिगो विकास लक्ष्यको लक्ष्य नम्बर 14 र 15 तपाईँले उल्लेख गर्नु होला। लक्ष्यमा 14 के भन्छ अरे, लाइफ बिलो वाटरको कुरा गर्छ अथवा पानीमा बस्ने जीव जीवको संरक्षण गर्ने भन्छ भने लक्ष्यमा 15 लाइफ अन ल्यान्डको कुरा गर्छ अथवा जमिनमा बस्ने जीव जीवको रक्षा गर्नुपर्छ भने यसले चाहिँ यो चाहिँ उद्देश्य लिएको छ। अब यति चाहिँ यी चाहिँ खास गरी मेजर रूपमा भएका विश्वव्यापी प्रयासहरू मान्न सकिन्छ। त्यति मात्र होइन, हरेक वर्षको मे 22 तारिकलाई के भन्छौँ हामी, जैविक विविधता दिवस भन्छ, यो मनाइन्छ विश्वव्यापी रूपमा। त्यसै र जुन 5 तारिकलाई के भनिन्छ, विश्व वातावरण दिवसको कुरा गरिन्छ। त्यसै गरेर अर्को चाहिँ फेब्रुअरी 2 के भनिन्छ, सिमसार दिवस, विश्व सिमसार दिवस भनेर मनाइन्छ। त्यसै गरी जुलाई 29 के भनिन्छ, जुलाई 29 विश्व बाघ दिवस, बाघको संख्या घट्दैछ, बाघलाई संरक्षण गर्नुपर्छ भनेर त्यसरी हामी मनाउने गर्दछौँ। भनेपछि यी सबै कुराहरू के छन्, जैविकता वा पारिस्थितिक प्रणालीसँग सम्बन्धित विषयहरू हुन् भनेर तपाईँले विश्वको प्रयासमा यसरी उल्लेख गर्न सक्नुहुन्छ। अब तपाईँलाई यहाँ मैले भने धेरै कुराहरू, तर जहाँ सबै कुरा लेख्न निकै गाह्रो हुन्छ। तपाईँलाई विश्व जैविकता संरक्षणलाई भएको प्रयासहरू सोध्छ, अनि त्यसमा चाहिँ प्रयासहरूमा तपाईँलाई प्रयासमा भनेर सोध्दा होइन, तासँग सोद्धाखेरि यत्रो कुरा लेख्न भ्याउनुहुन्न, त्यसै यसबाट मेजर कुराहरू तपाईँले छनौट गरेर लेख्नुपर्ने हुन्छ। मैले चाहिँ तपाईँलाई यो 10 नम्बरको क्वेसन एकचोटि आएको छ, वातावरण मैत्री विकासका लागि गरेका प्रयासहरू लेख्नुहोस् भने पनि यही कुरा हो, यिनै कुराहरूलाई अलिकति काट छाँट गरेर लेख्ने हो, त्यो आफ्नो इस्युसँग रिलेटेड विषयलाई एड्रेस्ट गर्ने, अरू विषयलाई हटाउने हो क्या। अब जस्तो तपाईँलाई अब यो विषयमा के चाहिँ नलेखि नहुने कुराहरू त्यहाँ टिक लाउँदै जान्छ है, तपाईँलाई लेख्नै पर्ने, छुटाउनै नहुने 5 नम्बरमा आयो भने एउटा चाहिँ 1948 आइयुसिएन लेख्ने हो है, 1961 लेख्नै पऱ्यो किनकि 2500 वन्यजन्तु संरक्षण गर्ने कुरा गर्छ। त्यसपछि 1971 रामसार महासन्धि, इरानको रामसारमा भएको रामसार महासन्धि, त्यसै गरी 1972 युएनइपी र 1973 साइटिस, यो कुरा छोड्ने भयो साइटिस महासन्धि। त्यसपछि 1992 जैविकता सम्बन्धी महासन्धि र वन संरक्षणको सिद्धान्तलाई त्यसलाई उल्लेख गर्दा राम्रो हुन्छ। त्यसपछि तपाईँले अब एकैचोटि यो 2010 नायगा प्रोटोकल र 13-11-20 आइसी टार्गेट्सहरू यसलाई राख्नु भने जैविकता चाहिँ फोकस हुन् केही विषय र अन्तिममा जीव विकास लक्ष्य भनेर यति 5-6 कुराहरू तपाईँले मिलेर रूपमा राख्नुभयो भने अरू अन्य कुराहरूलाई तपाईँले इग्नोर गर्न सक्नुहुन्छ। कहिले नेपालको प्रयास भनेर सोध्छ, नेपालका प्रयास भन्यो भने के लेख्नुहुन्छ, नेपालका प्रयासहरू अथवा यसलाई राष्ट्रिय प्रयास पनि भन्छौँ, राष्ट्रिय प्रयासहरू के हुन्, नेपालले खास गरी वातावरण संरक्षण गर्न, पारिस्थितिक प्रणालीको जगेडा गर्न, यो धेरै अगाडिदेखि सुरु गरेको विषय त होइन, तथापि तपाईँले छैटौँ योजनाबाट उल्लेख गर्नुभयो राम्रै हुन्छ। छैटौँ योजनामा पहिलोपल्ट वातावरण तथा भू उपयोग नीति ल्याइयो। वातावरण तथा भू उपयोग नीतिको अवलम्बन गरियो। सातौँ योजनाबाट पहिलोपल्ट इआइएको अवधारणा ल्याइयो, इआइए लागू भयो। इआइए भनेको इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट भन्छ, यो अवधारणा लागू भयो। त्यसै आठौँ योजनाबाट दिगो विकास नीतिहरू आए, दिगो विकास नीतिहरू लागू भयो। त्यसपछि चौधौँ योजनामा आइपुग्दाखेरि चौधौँ योजनामा दिगो विकास लक्ष्यहरू, दिगो विकास लक्ष्य निर्धारण गरियो, होइन दिगो लक्ष्य चाहिँ कार्यान्वयन सुरु भयो। दिगो विकास लक्ष्यहरूको कार्यान्वयन सुरु भयो चौधौँ योजनामा। पन्ध्र योजनामा निरन्तरता दिइरहेको छ। त्योभन्दा अलिकति अगाडि जाने हो भने यो नेपालको संविधान नेपालको अन्तरिम संविधानले पहिलोपल्ट वातावरणको हकलाई मौलिक हक बनाएको, होइन यो वातावरण सम्बन्धी स्वच्छ वातावरणको हकलाई मौलिक हकको रूपमा स्थापित गरियो। त्यसपछि अहिले आएर नेपालको संविधान 2072 पनि धारा 30 हेर्नु भने धारा 30 स्वच्छ वातावरणको हकलाई मौलिक हकमा राखेको छ। स्वच्छ वातावरणको हकलाई मौलिक हकको रूपमा स्थापित गरिएको छ नेपालको संविधानले। त्यसै गरेर यसले धारा 51 हेर्नु भने धारा 51 स्वच्छ यो चाहिँ प्राकृतिक स्रोतको संरक्षण, संवर्धन र दिगो उपयोग गर्ने कुरा उल्लेख गरेको छ, त्यसै गरेर अहिले हामीले वातावरण संरक्षण ऐन भनेर आएको छ। अहिले वातावरण संरक्षण ऐन कति बन्यो भन्नुहोस् त, 2076 बनेको छ है, 53 नयाँ, 53 खारेज भइसक्यो 2076। त्यसै वन ऐन पनि नयाँ आएको छ, वन ऐन पनि 2076, यो चाहिँ कार्यान्वयनको अवस्थामा रहेका छन्। त्यसै गरेर नेपालकै प्रयासको कुरा गर्दा नेपालले राष्ट्रिय निकुञ्जहरू बढाएर कति पुर्यायो, 12 राष्ट्रिय निकुञ्ज। मध्यवर्ती क्षेत्र बढाएर कति पुर्यायो, मध्यवर्ती क्षेत्रहरू 3। संरक्षण क्षेत्रहरू 6। त्यसै गरेर शिकार आरक्षी त हामीसँग एउटा छ, होइन ढोल पाटन शिकार आरक्षी। त्यसै गरेर हामीले वन्यजन्तु आरक्षी पनि बनाएका छौँ, वन्यजन्तु आरक्षी हामीसँग कतिवटा छन्, एउटा छ कोशी टक्कु। त्यसै गरेर हामीसँग सिमसार क्षेत्र कतिवटा छन्, सिमसार क्षेत्रहरू 10 पुर्याएँ। त्यसै गरेर हामीले हरेक विकास निर्माणका क्रियाकलापमा टिआइए गर्ने, आइए गर्ने प्रचलनलाई पनि अगाडि बढाएको छौँ। त्यसै गरेर हामीले वन क्षेत्र बढाएर 44.74% वन क्षेत्र पुर्याएका छौँ। त्यसै गरेर संरक्षित क्षेत्र हामीले 23.39% पुर्याएका छौँ। यसरी हेर्नुहुन्छ भने नेपालले विभिन्न समयमा विभिन्न कालक्रममा यो वातावरण जोगाउने अथवा पारिस्थितिक प्रणाली रक्षा गर्ने, त्यसै गरेर जैविकताको संरक्षण गर्नको लागि विभिन्न प्रयासहरू गरेको पाइन्छ। त्यति मात्र होइन, हामीले संरक्षित स्तनधारी भनेर पनि जगेडा गरेका छौँ। कतिवटा छन् हजुर संरक्षित स्तनधारी? 26 छन्। कार्यक्रम 27 पनि लेखा देख्नु होला, होइन वातावरण संरक्षण 2029 चाहिँ 26 छन्। त्यही भएर मैले 26 भने संरक्षित चराहरू 9 छन्। त्यसरी संरक्षित घसर्ने जीवहरू 3 गरेर हामीले क्याटेगोराइज पनि गरेका छौँ। यसरी हुन्छ नेपालले पनि धेरै प्रयासहरू गरेको छ। विश्वव्यापी रूपमा हामी वातावरण सम्मेलन नेपालले हरेकपल्ट उच्च प्राथमिकता भाग लिइरहेको अवस्था छ। जस्तै कोप सम्मेलनमा नेपालले भाग लिन्छ, होइन त्यसै वातावरण सम्बन्धी विभिन्न सम्मेलनहरूमा विभिन्न फोरमहरूमा नेपालले आफ्नो उल्लेखनीय उपस्थिति जनाइरहेको अवस्था छ। त्यसै गरेर नेपालले राष्ट्रिय रूपमा पनि विभिन्न सम्मेलनहरू गर्छ, जस्तै रारा सम्मेलन, त्यस्तै कालापत्थर बैठक, होइन त्यस्तै गरेर विभिन्न प्रकारका गुफाडाँडा सम्मेलनहरू। अहिले सगरमाथा सम्वाद गर्ने भनेको थियो तर कोरोना कारणले गर्दा त्यसलाई स्थगित गर्नु पर्यो। यसरी नेपालले प्रयास त गरेको छ, धेरै प्रयासहरू गरेको छ। यसरी तपाईँले यसलाई चाहिँ क्याटेगोरिकल्ली अलिकति भएका घटनाहरूलाई जोडजाड पारेर होइन यसरी प्रेजेन्ट गर्ने हो। लोक सेवा भनेको चाहिँ जोडकाट पार्ने, जसरी भयो भने आफ्नो आन्सरलाई व्यवस्थित र यो इन्फर्मेटिभ बनाउने हो कि, जसले इन्फर्मेटिभ बनाउन सक्यो त्यसको चाहिँ राम्रो मार्क्स देखिन्छ। अब भोकेका कुरा पुराना कुराहरू लेखेर मात्रै हुँदैन, अनि नयाँ नयाँ कुराहरू के आएका छन् वातावरण सम्बन्धी कुराहरू होइन, यस्ता कुराहरूलाई तपाईँले अलिकति एड्रेस गर्ने र आफ्नो टपिकमा मिल्ने जस्तो ठाउँमा राख्ने सकिन्छ। र यो प्रयासहरू पढ्दाखेरि तपाईँले टाइम लाइनमा पढ्नुहोस्, जस्तो मैले छैटौँ एजेन्डाबाट सुरु गरेँ, छैटौँमा के भयो, सातौँमा के भयो, आठौँमा के भयो, हुँदै हुँदै चौधौँसम्म आइपुग्दाखेरि के भयो, पन्ध्रौँमा अहिले के भइरहेछ, यस्ता कुराहरूलाई चाहिँ प्रयासको रूपमा लिन सकिन्छ है टाइम लाइनमा लेख्ने। तर यसलाई लेख्ने अर्को तरिका पनि छ, कसैले संवैधानिक प्रयास भनेर लेखिरहन्छ, नेपालको प्रयासमा नेपालले के प्रयास गरेको हुँदा संवैधानिक प्रयास भन्छन् है। तपाईँलाई तपाईँलाई पारिस्थितिक प्रणालीको प्रणालीको संरक्षण अथवा जैविक विविधता संरक्षणका लागि भएका व्यवस्थाहरू पनि सोध्न सक्छ। व्यवस्थाहरू लेख्नु पऱ्यो भने संरक्षणका लागि भएका व्यवस्था लेख्दा र प्रयास लेख्दा उस्तै तरिकाले लेख्न सकिन्छ। लेख्छु तपाईँलाई व्यवस्था लेख्यो भने कहिले पनि चार पाँचवटा एङ्गलमा तपाईँले पार्नु भयो भने राम्रै हुन्छ। जस्तो व्यवस्था लेख्नु पऱ्यो भने चाहिँ एउटा संवैधानिक व्यवस्था भन्नु संविधानमा कहाँ कहाँ छ त त्यो कुरा होइन, संवैधानिक व्यवस्था भनेर लेख्नु संविधानले, जस्तो संवैधानिक व्यवस्थामा नेपालको संविधानको कुरा गर्छन्, नेपालको संविधानले धारा 30 हेर्नुहोस्, धारा 30 के बनाएको छ, स्वच्छ वातावरणको हक, दुई तिनवटा कुरा संविधानलाई जान्नुहोस् है, जहाँ पनि काम लाग्छ यो वातावरणको टपिक भरि यही कुराहरू घुमिरहन्छ। त व्यवस्था तपाईँले राम्रोसँग अहिले यो टपिकमा जान्नु भने अरू टपिकमा मैले धेरै भनिराख्नै पर्छ, वातावरणका विशेष व्यवस्थाहरू यो संविधानमा, अरू संविधानमा प्रस्तावनामा पनि छ एक ठाउँ, प्रस्तावनामा हेर्नुहुन्छ भने दिगो विकास भनेर यसले उल्लेख गरेको छ, दिगो विकास प्रतिको प्रतिबद्धता छ, प्रतिको प्रतिबद्धता, दिगो विकास भनेको खास गरी वातावरण मैत्री विकास नै हो, त्यस कारण यसलाई वातावरणसँग जोडेर हेर्न सक्नुहुन्छ पहिलो कुरा। दोस्रो कुरा, धारा 30 स्वच्छ वातावरणको हकलाई मौलिक हकमा राखिएको छ र यसले पोल्युटर पेज प्रिन्सिपल अवधारणा पनि कार्यान्वयन गरेको छ, पिपिपी भन्छौँ, प्रदूषकले नै त्यसको क्षतिपूर्ति तिर्नुपर्छ भन्ने। अब धारा 51 हेर्नु भने धारा 51 प्राकृतिक स्रोतको संरक्षण, प्राकृतिक स्रोतको संरक्षण सम्वर्धन र दिगो उपयोग भन्छ, है तिनवटा कुरा, संरक्षण सम्वर्धन र दिगो उपयोगको कुरा गर्छ। र अनुसूचीहरूमा हेर्नु भयो भने अनुसूचीहरूमा खास गरी अनुसूची 5, 6, 7, 8 र 9 पारिस्थितिक प्रणालीको जरिया गर्ने वातावरणका विषयहरूलाई संरक्षण गर्ने कुरालाई अनुसूचीहरूमा उल्लेख गरेको छ। अनुसूची 5 कसको अधिकार सूची छ, सङ्घको, सङ्घको, तपाईँलाई यो संविधान तरिका पनि सिकाइदिनु, जस्तो 5 सङ्घ, सर्णमा माथि सङ्घ हुन्छ होइन, सङ्घपछि के आउँछ, सर्णमा प्रदेश आउँछ, अनि 7 के आउँछ, यो दुईजना कम्बाइन गर्नुहोस् सङ्घ प्लस प्रदेश, त्यसो 8 के आउँछ, स्थानीय तह, र 9 अब तिनजना कम्बाइन गर्नुहोस् सङ्घ प्रदेश र स्थानीय तह, भरि तिनवटै प्रदेशहरूलाई कम्बाइन गरेर यसरी याद गर्नु भने सबै लेख्नु पर्दैन जान्छ, तर थाहा पाइराख्दा राम्रै हुन्छ। 1-4 त अरू अरू नै अनुसूची भइहाले, 5 सङ्घको अधिकार सूची, 6 प्रदेश, 7 सङ्घ प्रदेश, एकचोटि सङ्घ गर्नु, अर्को चाहिँ प्रदेश, अनि 7 सङ्घ प्रदेश कम्बाइन गर्नु, 8 के गर्नु, स्थानीय तह गर्नु, अनि 9 सङ्घ प्रदेश र स्थानीय तह तिनटैको। अब कहीँ न कहीँ हेर्नुहोस् है, यो संविधानको धारा अनुसूचीहरूमा वातावरणलाई जोगाउने कुरा, जैविकताको संरक्षण गर्ने कुरालाई एकल तथा साझा अधिकार सूचीमा उल्लेख गरेकै हुन्छ, त्यो अनुसूचीमा संविधानको अनुसूचीहरूमा एकल तथा साझा अधिकार सूचीको रूपमा, साझा अधिकार सूचीको रूपमा पारिस्थितिक प्रणालीको जोडेर गर्ने वा जैविकताको संरक्षण गर्ने कुरालाई, कहीँ न कहीँ वातावरणको संरक्षण गर्ने कुरालाई उल्लेख गरेको छ। यसरी ब्रोडली तपाईँले 4 कुरा संविधानका याद गर्नु होइन, संवैधानिक व्यवस्था। दोस्रो तपाईँले के जान्नु पर्यो भने कानुनी तथा नीतिगत व्यवस्था भनेर जान्नु पर्यो, कानुनी तथा नीतिगत व्यवस्था, नीतिगत व्यवस्था आयो भने तपाईँले कसरी लेख्नुहुन्छ कानुनी तथा नीतिगत, भने सबभन्दा पहिला हामीसँग यसमा रिलेटेड कानुनहरू के हो, जुन कानुनहरू अरू विषयसँग पनि रिलेटेड छन्, त्यही भएर तपाईँलाई मैले अलि यहाँ टेक्स्टमा भने, जस्तो पहिलो त हामीसँग वातावरण संरक्षण एम छ, वातावरण संरक्षण एम कति हो अरे 2076 व्यवस्था, त्यसरी हामीसँग अर्को वन एम पनि छ, बर्न इन 2076 त्यसरी हामीसँग राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन छ, वन्य जन्तु संरक्षण ऐन, संरक्षण ऐन कति है 2029 व्यवस्था गरेको। त्यसरी हामीसँग अर्को छ जलस्रोत भू तथा जलाधार संरक्षण ऐन, भू तथा जलाधार संरक्षण ऐन कति हो हजुर, संरक्षण ऐन 2039 व्यवस्था गरेको। त्यस्तै गरेर हामीसँग जलचर संरक्षण ऐन छ, जलचर संरक्षण संरक्षण ऐन कति हो भन्नुहोस् त 2017, यो पनि कार्यान्वयनकै चरणमा छ। अर्को हामीसँग जैविकता संरक्षण गर्ने वा पारिस्थितिक प्रणालीको जगेडा गर्ने कुरालाई र यो चाहिँ विपद जोखिम न्यूनीकरण, विपद जोखिम न्यूनीकरण न्यूनीकरण तथा व्यवस्थापन ऐन भन्ने छ, व्यवस्थापन ऐन कति हो भन्नुहोस् त 2074 व्यवस्था गरेको छ। र अर्को हामीसँग एउटा मेजर कानुन छ, त्यो भनेको स्थानीय सरकार सञ्चालन, सरकार सञ्चालन ऐन कति हो भन्नुहोस् त सञ्चालन ऐन 2074 व्यवस्था गरेको छ। त्यसरी हामीसँग कृषि जैविकता नीति छ, कृषि जैविक विविधता नीति कति हो विविधता नीति 2063 व्यवस्था गरेको छ। त्यसै गरेर हामीसँग वन नीति छ, वन नीति 2071 व्यवस्था गरेको छ, 15 योजनाको आधार पत्र छ, अहिले आधार पत्र गइसक्यो, 15 योजना मात्रै भन्नुभयो, 15 योजनामा सोच लक्ष्य उद्देश्य रणनीति सबै तय गरेको छ। त्यसै गरेर अर्को हामीसँग वार्षिक बजेटहरू छ, हरेक वर्षका वार्षिक बजेटहरूले जैविकताको संरक्षण गर्ने गर्नको लागि विभिन्न चाहिँ क्रियाकलापहरूलाई एड्रेस गरिरहेको अवस्था छ। त्यसै हामीसँग अर्को संस्थागत व्यवस्थाहरू पनि छन्, सर यो नीतिगत व्यवस्था नीति मात्रै नाम मात्रै लेख्दा हुन्छ कि यसको केही भित्रको कुरा, अब त्यो चाहिँ माग संसार भर पर्छ तपाईँलाई, चार नम्बर नीतिगत व्यवस्थाहरू अथवा कानुनी यस्ता व्यवस्थाहरू लेख्नु भन्छ त्यो भित्रको कुरा लेख्नै भ्याउनुहुन्छ, र तपाईँले जे जे आउँछ त्यो कानुनहरूको कुरा चाहिँ उल्लेख गर्छ। अब लेख्दा पनि केही गाह्रो छैन, जस्तो लेख्नै पर्यो होइन, धेरै माग्न छ र तपाईँले एड्रेस गर्नु पर्यो त्यस्तो बेला चाहिँ, सो वातावरण संरक्षण ऐन 2073 होइन जैविकताको संरक्षण गर्ने कुरालाई यसले उल्लेख गरेको छ, सो 76 जैविकताको संरक्षण गर्ने कुरालाई उल्लेख गरेको छ भन्नुहोस्। वन ऐन 2076 वन क्षेत्रको संरक्षण सम्वर्धन गर्ने र त्यसको दिगो उपयोग गर्ने कुरालाई उल्लेख गरेको छ, उल्लेख गरेको राष्ट्रिय निकुञ्ज अथवा वन्यजन्तु संरक्षण ऐनमा राष्ट्रिय निकुञ्जको स्थापना तथा लोकोन्मुख खतराको सूचीमा रहेका जीवहरूको रक्षा गर्ने कुरा, जस्तो यो 27 स्तनधारीलाई 26 स्तनधारी ए ऐनमा क्याटेगोराइज गरेको छ, यसरी तपाईँले अलिअलि जोड्दै जाने त्यसको भित्रको एनको कुरा के किन होला भनेर लेख्नै पर्छ, ब्रोडली लेख्ने क्या त्यो एन पढेर कसले भएको हुन्छ, त्यसले भन्न खोजेको कुरा त यही त हो, त्यो नामबाट प्रश्न हो, त्यही नामलाई अलिक इलाबोरेट गर्दै भइहाल्छ। त्यसमा यसमा धेरै तथ्यहरू खोजेर नबस्छ, त्यहाँ पछिल्लो नभएका कुराहरू लेखेन तर ब्रोडली एड्रेस गर्ने त्यो। अब संस्थागत व्यवस्था भन्यो भने चाहिँ के लेख्नुहुन्छ, सबभन्दा पहिला त हामीसँग वन तथा वातावरण मन्त्रालय छ, वन तथा वातावरण मन्त्रालय नै छ होइन, यो मन्त्रालयले सबै कुरा नीतिहरू बनाउनेदेखि लिएर यसरी मन्त्रालय गर्यो। अर्को राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभाग छ, वन्य जन्तु संरक्षण विभाग छ विभाग होइन, यसले पनि काम गरिरहन्छ। अर्को हामीसँग हामीसँग के छ, अर्को हामीसँग वातावरण विभाग पनि छैन, वातावरण विभाग, अर्को वन विभाग पनि छ, वन विभागहरू छ। त्यसमा हामीसँग राष्ट्रिय निकुञ्जहरू छ, 12 राष्ट्रिय निकुञ्ज, 13 मध्यवर्ती क्षेत्र, त्यसरी 6 सिंचाइ क्षेत्र, 6 संरक्षण क्षेत्र, त्यसरी हामीसँग 10 सिंचाइ क्षेत्र, सिंचाइ क्षेत्र 10 भयो हामीले यसरी चाहिँ। त्यसमा वनको क्षेत्र कति छ हामीसँग, वन क्षेत्र 44.77% वन, त्यसरी तपाईँले विभिन्न संस्थागत व्यवस्थाहरू भनेर लेख्न सक्नुहुन्छ। हामीसँग राष्ट्रिय योजना आयोग छ जसले नीतिहरू बनाउँछ पर्यावरणीय संरक्षण गर्न, वातावरण संरक्षण गर्न, राष्ट्रिय योजना आयोग चाहिँ के हुन्छ भन्छ, यसले नीतिगत नीतिहरू बनाउने राष्ट्रिय योजना आयोगले आयोगले नीतिहरू बनाउँछ, संसदीय समितिहरू संरचना व्यवस्थामा राख्न सक्नुहुन्छ, वातावरण जस्तो स्थानीय तह सङ्घ के अरे प्रदेश, प्रदेशको व्यवस्था होइन, प्रदेशमा वातावरण हेर्ने जस्तै मन्त्रालय नै छ, त्यसै गरेर अर्को चाहिँ स्थानीय तहमा वातावरण शाखा भनेर हरेक स्थानीय तहमा यसलाई उल्लेख गरेको छ, स्थानीय तह यसरी। र अन्य व्यवस्था भनेर राख्न सक्नुहुन्छ, अन्य व्यवस्था भन्यो भने चाहिँ के लेख्ने त अन्य व्यवस्था भन्दा जैविक विविधता महासन्धिमा नेपालले हस्ताक्षर गरेको छ, जैविक विविधता महासन्धि। महासन्धि कति हो त 1992 हो, नेपालले यसको 1994 हस्ताक्षर गर्यो, 1994 नेपाल पक्ष राख्नु पर्यो। त्यसरी हामीसँग अर्को चाहिँ वन संरक्षणको सिद्धान्तमा हामी त्यो पनि चिजमा पनि अवलम्बन छौँ, त्यो भनेको यो अन्य यो रियो सम्मेलनकै कुरा हो, रियो सम्मेलनले एबिसिआर भन्यो नि, बायोडाइभर्सिटी कुरा, फरेस्ट कन्जर्भेसन प्रिन्सिपल कुरा। अर्को नागोया प्रोटोकलको नेपाल, नागोया प्रोटोकलको नेपाल पक्ष राख्छ, नागोया प्रोटोकल, प्रोटोकल 2010 भयो र नेपाल यसको पक्ष राख्छ 2017 भयो, 2017 यो पक्ष राख्छ भयो नागोया प्रोटोकल, होइन। त्यसै गरेर दिगो विकास लक्ष्य, यसलाई पनि उल्लेख गर्नुहोस्, दिगो विकास लक्ष्यको लक्ष्य नम्बर कति 14 र 15, यो दुवै कुरासँग सम्बन्धित छ। अर्को तपाईँले नछुटाउने विषय भनेको हामीले वन दशक मनाइरहेछौँ, अहिले वन दशक कति हो 2071-80 वन दशक मनाइरहेको अवस्था छ, यसरी तपाईँले यसलाई चाहिँ क्याटेगोरी गर्ने अन्य व्यवस्थामा राख्न सक्नुहुन्छ है, यसरी तयारी गर्ने हो, बुझ्नु नि। अब तपाईँले अन्तिममा अब नीतिगत कानुनी संस्थागत व्यवस्था हुँदा हुँदै पनि अवैध रूपमा बढेको चोरी निकासी, त्यस्तै वनको अत्याधिक डढेलो होइन, वन डढेलो त विश्वव्यापी समस्या छ, अमेजन वनमा 3 महिनासम्म आगो लाग्यो, करोडौँ प्रजातिहरू नष्ट भयो, त्यसरी अस्ट्रेलियाको वनमा हेर्नु त 50 करोड प्रजातिहरू मरे, यसरी वन जङ्गलको वन विनाश होइन, अथवा वनमा हुने डढेलो, त्यस्तै बढ्दो औद्योगिकरण, हरित गैसको बढ्दो उत्पादन आदिका कारण हाम्रा पारिस्थितिक प्रणाली तथा जैव विविधताहरू क्रमशः नष्ट हुँदै गइरहेका छन्। तर पछिल्लो समय दिगो विकास लक्ष्यले लक्ष्य नम्बर 14 र 15 पानी मुनिको जीवनलाई संरक्षण गर्ने र 15 चाहिँ जमिनको जीवनलाई समेत संरक्षण गर्ने कुरालाई उल्लेख गरेपछि यो विषय अलिकति सुधार हुने जस्तो देखिन्छ, किनभने विश्वव्यापी लक्ष्यहरू यिनीहरू र यिनीहरूलाई संरक्षण गर्नका लागि विभिन्न देशहरूले आफ्नो नीतिगत कानुनी संस्थागत व्यवस्थाहरूलाई बलियो बनाउने, प्रभावकारी बनाउने कामहरू गरिरहेका छन् र सो गर्न सकेमा जैविकता तथा पारिस्थितिक प्रणालीको संरक्षण हुन सक्ने देखिन्छ। यसरी एउटा पोजिटिभ टाइपको तपाईँले कन्क्लुजन, अलिकति क्रिटिक्स पनि आओस् र यसलाई पोजिटिभ ढङ्गले तपाईँले ल्यान्डिङ गरेर यसलाई निचोड गर्नुपर्ने हुन्छ, अन्त्य गर्नुपर्ने हुन्छ, यसरी तपाईँले तयारी गर्नु है। अब हामीले आज पढेको 1-5 कुराहरू पढेछौँ है, र तपाईँलाई परिचय खण्ड भने मैले दोस्रोमा यसको आवश्यकता, महत्त्व, औचित्यता, फाइदा, सेवाहरू जेसुकै भन्नुहोस् त्यही एउटा क्याटेगोरी त्यो भयो। तेस्रोमा मैले व्यवस्थाहरू भने, व्यवस्थामा नीतिगत, कानुनी, संस्थागत, संवैधानिक व्यवस्था भनेर 4-5 क्याटेगोरीहरू सम्झिनुहोस्, यो जान पनि काम लाग्छ। चौथोमा तपाईँले प्रयासहरू पढ्नुहोस् है, प्रयासहरूमा अन्तर्राष्ट्रिय प्रयास, राष्ट्रिय प्रयासहरू र त्यसका भित्रका मेजर इस्युजहरू के हो त्यसलाई याद गर्नुहोला। र अन्तिममा चाहिँ होइन यसका ह्रासका कारण भन्नुहोस्, संरक्षणका उपाय भन्नुहोस्, अथवा यसको चाहिँ निचोड भन्नुहोस्, अलिकति क्रिटिकल्ली क्रिटिक्स जस्तो आफ्नो मौलिक धारणा प्रस्तुत गर्नुहोस्, विवेचना गर्नुहोस् भनेर सोधिरहेको हुन्छ घरि। त्यस्तो बेला चाहिँ अलिकति त्यसका दुर्बल पक्षहरूलाई अलिकति कोट्याएर अलिकति त्यसलाई एड्रेस गरेर अनि त्यसपछि त्यसलाई सेफ ल्यान्डिङ गरेर तपाईँले सुझावत्मक टाइपले अथवा सजेस्टिभ वेले चाहिँ कन्क्लुजन गर्नुपर्ने हुन्छ। कन्क्लुजन जहिले पनि सकारात्मक हुनुपर्छ, कन्क्लुजनमा गाली गरेर छोड्ने होइन, कन्क्लुजनमा समेटेर त्यसलाई निष्कर्षमा पुर्याउने हो। जस्तो नीतिगत भएका नीतिगत कानुनी संस्थागत प्रयासहरू गर्न सकेमा जैविकताको संरक्षण गर्ने अथवा पारिस्थितिक प्रणालीको जगेर्ना हुने देखिन्छ भनेर यस्तो टाइपले तपाईँले सजेस्टिभ वेमा कन्क्लुजन गर्नुपर्ने हुन्छ। आजलाई यति गरौँ कि अझै भ्याइन्छ हजुर? अब तपाईँलाई अब बाँकी रहेका टपिकहरू दुईवटा क्लासमा हामी समराइज गर्छौँ है। तपाईँले यो आज पढेको कुरा चाहिँ जुनसुकै टपिकमै काम लाग्छ, त्यही भएर तपाईँलाई नीतिगत, कानुनी, संस्थागत व्यवस्था भने नि मैले यो हरेक टपिकमा काम लाग्ने टपिकहरू, त्यस कारण त्यो आज लेखेको आज पढेको कुरा चाहिँ कन्ठै बनाइदिनुहोस् के, प्रयासहरू पनि कन्ठै बनाइदिनुहोस्। तपाईँलाई जुनसुकै टपिकमा पनि त्यसलाई लेख्न काम लाग्छ। यसले लगभग लगभग वातावरणको झन्डै 50% कानुनी व्यवस्था, संस्थागत व्यवस्था र प्रयासहरूलाई यसले समेट्छ। हरेक टपिक अन्य टपिकहरू पढ्न सजिलो हुन्छ र मैले तपाईँहरूलाई टपिक वाइज क्वेसन पनि बनाएको छु, त्यो क्वेसनहरूमा पनि हामी छलफल गरौँला। विगत सालमा सोधेको क्वेसनहरू पनि राखेको छ होइन, त्यहाँ सल्भ गरौँला। तपाईँले अब यो अब जति पुस्तक पढ्दै हुनुहुन्छ त्यसमा चाहिँ हरेक दिन दुईवटा क्वेसन लेख्नुहोस् है, एउटा क्वेसन लेख्नु त